علامہ صالح الحسیمین رحمہ اللہ فرماتے تھے کہ ہم اولاد کو اس لیے نہیں بڑا کرتے ہیں کہ وہ بڑے ہو کر ہمیں کمائے اور کھلائے، یہ ہمارے بڑھاپے کا سہارا بنے۔ ہم اولاد کو اس لیے پیدا کرتے ہیں اور ان کی تربیت کرتے ہیں تاکہ وہ اللہ کی عبادت کرنے والے بنے۔ خاص طور سے اس بات کا دھیان دیں کہ جب آپ کے بچے کالج میں جائیں ان کو محبت کی حقیقت کیا شرعی اعتبار سے ضرور سکھائیے آپ، ورنہ عیش مزاجیوں کے چکر میں بچے اپنی زندگیاں برباد کرتے ہیں۔ محبت کی کیا حقیقت ہے شریعت کے مطابق، یہ بڑی اہم چیز ہے۔ کہ تو محبت ایک ایسا جذبہ انسانی نفس میں جو راسخ وہ نکل نہیں سکتا ہے، شریعت اسے کنٹرول کرتی ہے صرف۔ اور اس سیشن کا اب دوسرے مقرر ہے فیض سید صاحب، اس سے پہلے کہ میں ان کو دعوت دوں میں ان کی تنظیم کا اور ان کا تھوڑا سا مختصر سا تعارف کرا دیتا ہوں۔ فیض سید صاحب آئی آر سی اسلامک ریسرچ سینٹر اورنگ آباد مہاراشٹر سے تعلق رکھتے ہیں، اور یہ سینٹر 2001 سے مسلمان اور غیر مسلموں میں خدمت کر رہا ہے، اور اس کے ساتھ ساتھ یہ خدمت خلق کا کام بھی کر رہے ہیں۔ فیض سید صاحب اس تنظیم کے پریسیڈنٹ بھی ہے اور فاؤنڈر بھی ہے، اس کے ساتھ ساتھ فیض سید صاحب الہدا ایجوکیشن فاؤنڈیشن کے ڈائریکٹر ہے۔ آپ حضرات نے بی ایس سی ان کمپیوٹر سائنس میں کیے ہے اور ایم سی اے بھی کیے ہے، اور اس کے ساتھ ساتھ آپ نے بی جی ایل اور ایل ایل لی ہے۔ آپ فی الحال ایم اے ان اسلامک اسٹڈی فرام مولانا آزاد نیشنل یونیورسٹی سے کر رہے ہیں، اور دین کے علم کے لیے آپ فاضل دینیات ہے۔ آپ ایڈوکیٹ فیض سید صاحب نے مختلف سماجی اور معاشی موضوعوں پر بیان کیے ہیں جو سننے سے تعلق رکھتے ہیں۔ شیخ نے ہندوستان کے کئی خطوں پر ممتاز بیانات سے سب کو نوازا ہے۔ آپ دینی اور دعوتی دونوں کام میں سرگرم رہتے ہیں۔ آپ صاحب خصوصاً نوجوان اور خواتین میں معروف اور مشہور ہے، تو اسی کے لیے آج کا عنوان بھی اولاد کی تربیت ہے، جو آج کے ہمارے معاشرے میں بہت مسائل کی جڑ ہے۔ دلچسپ خطاب کے لیے میں فیض سید ایڈوکیٹ فیض سید کو دعوت دیتا ہوں کہ خطاب کے لیے اسٹیج پر آ جائے۔ بسم اللہ الرحمن الرحیم۔ ان الحمد للہ نحمدہ ونستعینہ ونستغفرہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا، من یهدی اللہ فلا مضل له ومن یضلل فلا هادی له، واشهد ان لا الہ الا اللہ وحدہ لا شریک له، واشهد ان محمدا عبدہ ورسولہ، وبعد، فإن خیر الحدیث کتاب اللہ وخیر الحدی حدی محمد صلی اللہ علیہ وسلم، وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار، وقال عز وجل في القران المجيد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم، يا ايها الذين امنوا اتقوا الله حق تقاته ولا تموتن الا وانتم مسلمون، وقال يا ايها الناس اتقوا ربكم الذي خلقكم من نفس واحده وخلق منها زوجها بث منهما رجالا كثيرا ونساء، واتقوا الله الذي تساءلون به والارحام ان الله كان عليكم رقيبا، وقال يا ايها الذين امنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم اعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما، اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد، اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد، رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي، وقال عز وجل في القران المجيد بسم الله الرحمن الرحيم، يا ايها الذين امنوا قوا انفسكم واهليكم نارا وقودها الناس والحجاره عليها ملائكه غلاظ شداد لا يعصون الله ما امرهم ويفعلون ما يؤمرون، اما بعد، تمام تعریفیں اس اللہ عز وجل کے لیے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے، اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر۔ الحمدللہ، جیسا کہ آپ تمام کے سامنے یہ اعلان کیا گیا تھا کہ انشاء اللہ عزیز آج کے دوسرے سیشن میں اور اس کے سیکنڈ پارٹ میں کچھ باتیں انشاء اللہ میں آپ تمام کے سامنے ایک بہت ہی حساس موضوع، ایک بہت ہی اہمیت کا حامل اور امپورٹنٹ ٹاپک پر رکھنے کی کوشش کروں گا، اور وہ ہے اولاد کی تربیت۔ آج کے جدید دور میں والدین بہت زیادہ پریشان ہوتے ہیں کہ اپنی اولاد کی ہم کیسے صحیح تربیت کریں، اور جب ہم اولاد کی تربیت کی میں بات کر رہا ہوں تو یہاں اولاد کی تربیت سے مراد ہے دین اسلام کے مطابق اولاد کی تربیت، اس لیے کہ بہت سی مرتبہ دنیاوی اعتبار سے تو ہم بہت اچھی تربیت کر پاتے ہیں لیکن جیسے دینی اخلاق ہونا چاہیے وہ نہیں کر پاتے ہیں۔ تو دین اسلام کے مطابق اولاد کی تربیت جس میں دنیا اور دین اس کا دونوں شامل ہوں گا۔ تو ہم دیکھتے ہیں والدین پریشان ہوتے ہیں، بہت سی بار پوچھتے ہیں، بہت سی بار کوششیں کرتے ہیں لیکن کئی بار کوششیں کرنے کے بعد بھی رنگ نہیں لاتی ہیں، یا پھر برائی کا جو ہم عالم آج دیکھ رہے ہیں، جو کہ اولاد ایک والدین کی ذمہ داری ہوتی ہے، ان کا یہ کام ہے کہ اس کی صحیح تربیت کرے۔ آج ہم دیکھتے ہیں کہ تربیت نہ کرنے کی وجہ سے یا تربیت کیسے کرے وہ نہ معلوم ہونے کی وجہ سے جو نقصانات ہو رہے ہیں اور جو معاملے سامنے آ رہے ہیں اور جو بگاڑ معاشرے میں، سماج میں، سوسائٹی میں نظر آ رہا ہے یہ بالکل واضح ہے، بتانے کی ضرورت نہیں ہے۔ آج ہم دیکھتے ہیں کہ اولاد کی صحیح تربیت نہ ہونے کا نتیجہ یہ ہے کہ اولاد والدین سے جھگڑا کرتی ہے، انہیں برا بھلا کہتی ہے، خود اپنے والدین کو غیر غلط ناموں سے پکارتی ہے۔ جب اولاد کا والدین کے ساتھ یہ معاملہ ہوں گا تو پھر دیگر کیا ہے آپ سمجھ سکتے ہیں، اس لیے والدین کی مثال دے رہا ہوں۔ جھگڑا کرتی ہے، لڑائی کرتی ہے، بوڑھے والدین کو اولڈ ایج ہوم میں، بوڑھا گھر جس کو کہتے ہیں، جہاں لوگ جب بوڑھے ہو جاتے ہیں، دیگر اقوام میں چونکہ بوڑھا ہونے کے بعد انسان بیکار ہو جاتا ہے تو وہ لے جا کر چھوڑ دیتے ہیں، تو مسلمان بھی بہت سے اپنے والدین کو لے جا کر جو ہے چھوڑنے کی پلاننگ کر رہے ہیں۔ یا پھر دیکھا جاتا ہے کہ بگاڑ کی حد ہے کہ اولاد والدین کی زندگی میں تربیت صحیح نہ ہونے کے نتیجے میں زندگی میں کہتی ہے کہ جو بعد میں ملنے والا ہے ابھی دے دو، وہ وراثت جس کو کہتے ہیں جو مرنے کے بعد ملتی ہے، وہ زندگی میں تقسیم کرنے کی بات ہوتی ہے کہ بھائی ابھی اب تم کب چل جائیں گے سمجھ میں نہیں آ رہا، لہٰذا ہمیں دے دو، مطلب آپ کی کوئی ضرورت نہیں ہے، ہمیں وہ چیز چاہیے جو آپ کے پاس ابھی ہے۔ تو وہ زندگی میں وراثت کے جھگڑے دیکھے جا رہے ہیں، تربیت نہیں ہونے کا نتیجہ یہاں تک دیکھا گیا کہ والدین اگر بوڑھے ہو کر بیمار ہو جاتے ہیں تو بھائی آپس میں لڑتے ہیں، چونکہ بہنیں تو نکاح ہو کر دوسری جگہ چلی جاتی، بھائی آپس میں لڑتے ہیں کہ خدمت کون کرے گا ان کی، اس لیے کہ تم کو زیادہ کھلایا انہوں نے تو تم خدمت کرو، دوسرا کہتا ہے نہیں تم کو زیادہ انہوں نے کھلایا تم خدمت کرو ان کی، تو گویا والدین بوجھ نظر آتے ہیں۔ ایک واقعہ ایسا عجیب رونما ہوتا ہے جب اولاد کی صحیح تربیت نہیں ہوتی، ایک چھوٹا سا واقعہ سناتا ہوں بات آگے بڑھانے کے لیے، کہ یہ واقعہ کچھ سہارا سمے نے جو ہے رپورٹ کیا تھا۔ واقعہ یوں تھا کہ ایک شخص جو ہے اپنی والدہ کا پینشن لینے بینک آتا تھا، ہر مہینے آ کر وہ پینشن نکال کر لے کر جاتا تھا، چونکہ اس کی والدہ بوڑھی اور پڑھی لکھی نہیں تھی تو وہاں اس کا انگوٹھا دیا ہوا تھا، سگنیچر کی جگہ اس جو ہے انگوٹھا مارا جاتا تھا۔ ہوا یوں کہ وہ کئی دنوں سے آتا تھا تو بینک کے مینیجر نے ایک مرتبہ کہا کہ دیکھو اتنے دن سے تم اپنی بوڑھی ماں کا پینشن لے جاتے ہو، وہ بوڑھی یہ بات تو سمجھ میں آتی ہے لیکن ایک بار تو بھی ان کی زیارت ضرور کراؤ، لے کر انہیں آؤ تاکہ پتہ چلے وہ زندہ ہے، تاکہ ہم آپ کو پینشن دیتے رہے، تم صرف انگوٹھا لاتے ہو پینشن لے کے چلے جاتے ہو۔ تو اس نوجوان نے کہا کہ نہیں آپ کو دینا ہے تو دیجیے، تو والدہ کو تو میں نہیں لا سکتا ہوں۔ اس مینیجر نے کہا کہ یہ تو بات ٹھیک نہیں، اگر نہیں لا سکتے ہو تو ہم چل کر دیکھتے ہیں کہاں ہیں وہ، کس حال میں ہیں، تاکہ ہم دیکھ لیں اس کے بعد آپ لے جاؤ۔ تو کہا نہیں نہیں نہیں آپ چل بھی نہیں سکتے، آپ مجھے پینشن مت دیجیے، میں آج سے پینشن لینا بند کر دیتا ہوں، معاملہ ختم کر دیجیے۔ اس مینیجر کو کچھ شک ہوا اور اس نے اس بات کی کمپلین پولیس میں کر دی کہ ایک نوجوان کئی دنوں سے پینشن لے جاتے اپنی ماں کی، اور جب میں نے اس سے کہا تو اس نے بتانے سے بھی انکار کر دیا، جب میں نے چلنے کا کہا تو کہا کہ چلنے کی ضرورت نہیں، پینشن دینے کی ضرورت نہیں۔ جب پولیس اسے گھر پہنچتی ہے، وہ مینیجر بھی ساتھ ہوتا ہے، جب جاتے ہیں تو پتہ چلتا ہے اس کے ماں کو مرے بہت زمانہ ہو چکا ہے۔ تو تعجب یہ ہوتا ہے کہ جب ماں مر چکی ہے تو پینشن کیسے لیتا تھا، انگوٹھے کا کیا تھا؟ تحقیقات جب کی گئی تو پتہ چلا جب ماں مری تھی اس نے انگوٹھا کاٹ کر رکھ لیا تھا اور وہ مار کر وہ دے دیا کرتا تھا۔ سبحان اللہ۔ تو یہ ہوتا ہے تربیت نہیں کرنے کا نتیجہ، اندازہ لگائیے آپ۔ وہ اولاد جو سرمایہ ہوتی ہے، جس کے لیے انسان سب کچھ کرتا ہے، اس کے لیے جیتا ہے، اس کے لیے کماتا ہے، لیکن اس کی صحیح تربیت نہ ہو تو یہ اولاد کس حد تک ان کا بگاڑ آ سکتا ہے۔ میں سمجھتا ہوں مجھ سے زیادہ اخبارات آپ پڑھتے ہیں، خبریں آپ سنتے ہیں، مجھے زیادہ تفصیلات میں جاننے کی ضرورت نہیں ہے۔ تو اولاد کی تربیت کیسے کرے، یہ ہر انسان کے سامنے یہ سوال ہوتا ہے، اور ایک مسلمان اور دیندار مسلمان، حساس مسلمان جو سوچ اور فکر رکھتا ہے، اس کے سامنے یہ مسئلہ اور زیادہ ہوتا ہے کہ اپنی اولاد کی ہم تربیت کیسے کریں، انہیں کیسے ماحول اور سوسائٹی میں ہم صحیح سے رکھیں، کیسا ہو کہ ہم ان کو ایسا بنائیں جیسے کہ دین اور ہماری شریعت چاہتی ہے کہ ہمارے بچے ایسے ہو، ان کے لیے ہم کیا کریں۔ اور ہر انسان جو ہے اس کے لیے جو پریشان ہوتا ہے. تو آئیے کچھ باتیں نکاتی شکل میں پوائنٹ وائز آپ کے سامنے رکھنے کی کوشش کروں گا، تاکہ کوشش کریں کہ اپنے زندگی میں ہم جو اس قسم سے تربیت کریں، تاکہ وہ اولاد جس کو ہم بڑا کرتے ہیں، جس کا مقصد ہوتا ہے کہ وہ اللہ کی عبادت کرے. علامہ صالح العثیمین رحمہ اللہ فرماتے تھے کہ ہم اولاد کو اس لیے نہیں بڑا کرتے ہیں کہ وہ بڑے ہو کر ہمیں کمائے اور کھلائے یا ہمارے بڑھاپے کا سہارا بنے. ہم اولاد کو اس لیے پیدا کرتے ہیں اور ان کی تربیت کرتے ہیں تاکہ وہ اللہ کی عبادت کرنے والے بنے. تو وہ کیسے ہو کہ ہماری اولاد اللہ کی عبادت کرنے والے بنے؟ اور وہ اطاعت اور فرمانبرداری میں، ظاہر سی بات ہے والدین کی بھی اطاعت اور فرمانبرداری کریں گے. تو بہرحال سب سے پہلی چیز، جو اولاد ہے اس کی تربیت والدین کی ذمہ داری ہی، یاد رکھیے. پہلے ذمہ داری کو سمجھنا ہوگا، اولاد جو ہے یہ والدین کی ذمہ داری ہی، یاد رکھیے. اللہ رب العزت اس بات کو قرآن میں یوں فرماتا ہے، جو سورت کی ایک آیت میں نے آپ کے سامنے تلاوت بھی کی، سورۃ تحریم سورہ نمبر 66 آیت نمبر 6 تھی. اللہ رب العزت فرماتا ہے، یا ایھا الذین آمنوا قوا انفسکم واہلکم نارا، اے وہ لوگوں جو ایمان لائے ہو اپنی نفسوں کو اور اپنے اہل و عیال کو جہنم کی آنکھ سے بچاؤ. وقودھا الناس والحجارہ، جس کا ایندھن انسان اور پتھر ہے. علیہا ملائکۃ غلاظ شدادہ، اور اس پر ایسے سخت قسم کے فرشتے تعینات ہیں. لا یعصون اللہ امرہم یفعلون ما یؤمرون، وہ اپنے رب کی کسی بات کا انکار نہیں کرتے اور جو حکم دیا جاتا ہے اسے کر گزرتے ہیں. تو لہٰذا یہ آیت اس چیز کی طرف واضح اشارہ کر رہی ہے، ہمارے ذہن کو جھنجھوڑ رہی ہے کہ اے لوگو، اولاد کی تربیت ہی ہمارا ذمہ ہے. یہ بات میں اس لیے کہہ رہا ہوں کہ کچھ لوگ سمجھتے اولاد کی تربیت کا ذمہ کسی اور کا ہے، میں کسی اور کے بچوں کو سدھاروں گا اور کوئی میرے بچوں کو آ کر سدھاریں گا. نہیں، سب سے پہلے یہ والدین کا ذمہ ہے، اور یہ ذمہ داری کے تعلق سے قرآن کی آیت واضح ہے. اسی طرح نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں، متفقہ علیہ روایت ہے، صحیح بخاری اور صحیح مسلم کی حدیث ہے، آپ نے فرمایا اور کہا، عبداللہ بن عمر رضی اللہ عنہ کے راوی ہے، آپ نے فرمایا، الا کلکم رائی و کلکم مسئول عن رائیتی، غور سے سنو میری بات کو، تم میں سے ہر شخص نگہبان ہے اور اس سے اس کے نگہبانی کی چیز، تم میں سے ہر شخص ذمہ دار ہے اور اس سے اس کی ذمہ داری کی پوچھ ہوں گی، تم میں سے ہر شخص چرواہا ہے اور اس سے اس کے ماتحت بھیڑوں کی پوچھ ہونے والی ہے. پھر آگے فرماتے ہیں، بس امام، قوم کا لیڈر، رہنما، حاکم، خلیفہ، یہ ہوتا امام. بس امام سے اس کے ماتحت لوگوں کی پوچھ ہوں گی، گھر کے ذمہ دار مرد سے اس کے ماتحت لوگوں کی پوچھ ہوں گی، عورت سے بہت سی مرتبہ عورتیں کہتی ہیں ہمارا شریعت میں کچھ بھی نہیں، ہمارا کوئی کام نہیں، عورت سے اس کے شوہر کے بچوں کی اور غلام سے آقا کے مال کی پوچھ ہوں گی. پھر فرمایا آپ صلی اللہ علیہ وسلم نے، خبردار ہو جاؤ، تم میں سے ہر شخص چرواہا ہے، ہر شخص نگہبان ہے، ہر شخص ذمہ دار ہے، اس کو اس کی ذمہ داری کا روز قیامت جواب دینا ہے. تو ہماری اولاد یہ ہماری ذمہ داری ہے، یاد رکھیے. اس ذمہ داری کے تعلق سے باپ سے بھی پوچھا جائے گا اور ماں سے بھی پوچھا جائے گا، چونکہ حدیث میں تو خاص لفظ ہے، اور ماں سے، بیوی سے، عورت سے، اس کے شوہر کے بچوں کی پوچھ ہونے والی ہے. یہ بڑی اہم بات ہے، یاد رکھیے. اسی طرح صحیح بخاری کی روایت ہے، آپ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ تربیت کتنی اہم ہے. آپ فرماتے اور کہتے ہیں، اللہ جب کسی کو رعیت دیتا ہے، ماتحت لوگ دیتا ہے، اور پھر وہ نصیحت وغیرہ کے ذریعے ان کی صحیح نگرانی نہیں کرتے، ان کی صحیح تعلیم، صحیح تربیت، نصیحت نہیں کرتے، تو نتیجتاً اگر وہ کسی گمراہی میں جا پڑتے ہیں، تو اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں، صحیح نگرانی نہیں کرتا ہے، تو قیامت کا دن ایسا شخص جنت کی خوشبو بھی نہیں سونگے گا. جبکہ جامع ترمذی کی ایک روایت میں ہے کہ جنت کی خوشبو بہت دور تک آتی ہوں گی، وہ شخص جہنم میں اتنا دور ڈالا جائے گا کہ وہ جنت کی خوشبو بھی نہیں سونگے گا. اندازہ لگائیے کتنی اہم ذمہ داری ہمیں دی گئی ہے شریعت کے، لیکن آج ہم دیکھتے ہیں اس ذمہ داری کو ہم ضائع کرتے ہیں. عبداللہ بن عمر رضی اللہ عنہما فرمایا کرتے تھے اور کہتے تھے، ان کا قول ہے کہ اپنے بچوں کو، اپنی اولاد کو با ادب بناؤ، ان کو تربیت دو، اور ان کے اس لیے کہ تم ان کے بارے میں روز قیامت پوچھے جاؤ گے. اپنی اولاد کو با ادب بناؤ، خوب تربیت دو، اس لیے کہ روز قیامت تم سے، مطلب ہم سے، سوال ہونے والا ہے اس کے بارے میں کہ ہم نے کیا کیا. اور جب انسان اپنی اولاد کی تربیت کرتا ہے تو اس کے کئی فائدے دنیاوی ہوتے اور کئی فائدے اخروی آخرت میں بھی ہونے والے، یاد رکھیں. جیسے کہ ہم دیکھتے ہیں تربیت کے فائدوں میں سے ایک فائدہ ہمیں پتہ چلتا ہے، جس کے تعلق سے علامہ ابن کثیر رحمہ اللہ اپنی تفسیر ابن کثیر کے اندر سورہ کہف سورہ نمبر 18 اور اس کی آیت نمبر 82 کے اندر جو پورا واقعہ ہے کہ موسیٰ علیہ الصلوۃ والسلام اور خضر علیہ السلام ایک بستی سے گزرے اور وہاں جو ہے یتیم تھے دو، جن کے والدین نے خزانہ زمین کے نیچے دفنا رکھا تھا جو دیوار گرنے پر تھی، تو انہوں نے جو ہے بستی والوں سے کھانا مانگا، بستی والوں نے انکار کیا، لیکن خضر علیہ السلام نے اس دیوار کو بنا دیا۔ جب موسیٰ علیہ السلام کے پوچھنے پر آپ نے بتا اور کہا کہ اس دیوار کے نیچے خزانہ ہے جو ان یتیموں کا ہے، جب یہ بالغ ہو جائیں گے تو یہ ان کو خزانہ مل جائے گا، اس لیے اس دیوار کو سیدھا کیا گیا۔ وہ اس معاملے میں لکھتے اور کہتے ہیں کہ یہ جو اللہ کا فضل تھا کہ ان یتیموں کے خزانے کے بچانے کے لیے خضر علیہ السلام نے دیوار بنائی، یہ ان کے 10ویں نسل پہلے کسی نے نیک کام کیے تھے، نیکی کی تھی، جس کے نتیجے میں اللہ رب العزت نے 10ویں نسل بعد اس کا بدلہ انہیں دیا۔ تو اچھی تربیت کی یہ فائدے بھی یاد رکھی کہ دنیا اور آخرت کے فائدے ہوتے ہیں، بہت زیادہ اس کے اندر فائدے ہیں۔ جیسے کہ ایک دوسرا اور واقعہ آتا ہے کہ مہدی جو قیامت سے پہلے آئیں گے یہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے خاندان سے ہوں گے، اور آپ کی بیٹی فاطمہ رضی اللہ عنہا سے ہوں گے، اور ان میں جو ہے آپ کے جو ہے بیٹے جو ہے حسن رضی اللہ عنہ کی اولاد سے ہوں گے۔ اس کے تعلق سے علماء لکھتے ہیں کہ کیوں وہ ان کی اولاد سے ہوں گے، اس کی وجہ یہ ہے کہ آپ نے بڑی قربانیاں دی تھی اور امت کے اندر صلح کر دی تھی، آپ نے اپنی خلافت چھوڑ کر جو ہے دوسری خلافت کو تسلیم کر لیا تھا تاکہ دو جماعتیں نہ لڑے، تو اللہ اس کے احسان کے بدلے آپ کی نسلوں میں جو مہدی کو لائے گا۔ تو اس کے دنیا اور اخروی فائدے بھی ہیں نیک تربیت کے، یہ ایسی چیز نہیں ہے کہ صرف دنیا میں بھی بدلے ملتے ہیں اور آخرت میں بھی اس کا ثواب، یاد رکھیں۔ آئیے اسی طرح جو ہے نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں، ابو ابن ماجہ کی روایت ہے، ابو ہریرہ رضی اللہ عنہ فرماتے اور کہتے ہیں جنت میں ایک آدمی کے درجات بلند ہوتے جاتے ہیں، درجات بلند ہوتے جاتے ہیں جنت میں، وہ پوچھتا ہے اللہ یہ درجات میرے کیسے بلند ہو رہے ہیں جبکہ نام اعمال تو بند ہو گئے، اعمال ختم ہو گئے۔ تو فرشتے اس کو جواب دیتے ہیں اور اللہ تعالیٰ فرمائیں گا اور کہیں گا یہ تیرے درجات اس لیے بلند ہوتے ہیں کہ جو ہے تیرا ایک بیٹا ہے جو تیرے لیے مغفرت کی دعا کرتا ہے، جس کی وجہ سے تیرے درجات بلند ہوتے جاتے ہیں۔ اور وہی اولاد تو پھر والدین کے لیے دعائیں مغفرت کریں گی، جس کی تربیت دین کے لحاظ سے ہو، جس کی واقعے میں تربیت پر والدین نے وقت دیا ہو، پیسہ خرچ کیا ہو گیا، محنت کی ہو، مشقت کی ہو اور تکلیفیں جھیلی ہو۔ آج کی جیسا معاملہ نہیں کہ بس اولاد پیدا ہو گئی اور تمام چیزوں کو آپ نے سمجھا اسکول اور کالج اور باقی چیزیں دیکھ لیں گے، اور صرف ہمارا کام ہے کہ بس ہم تجارت کریں اگر باپ ہونے کے ناطے، اور اگر عورت ہے ماں ہونے کے ناطے بس ہمارے کچھ مخصوص کام ہے کہ ٹی وی دیکھتے رہے کنٹینیوسلی، فیشن کرتے رہے، دعوتوں میں جاتی رہے اور گھومنے پھرنے کا انتظام کرتی رہے، یا لوگوں کو دعوت کھلانے کے لیے بلاتی رہے، بس یہ ذمہ داری سمجھی گئی۔ حقیقی ذمہ داری مکمل چھوڑ دی گئی ہے، فراموش کر دی گئی ہے، بلکہ کبھی کبھار تو سوچا بھی نہیں جاتا کہ یہ اولاد ہماری ذمہ داری ہے۔ ہاں جب اولاد کو ایسا کارنامہ انجام دیتی ہے جس سے شرمندگی سے سر نیچے ہو جاتا ہے، تب پھر فکر ہوتی کہ کاش کہ ہم ان کے اوپر کچھ محنت کرتے، لیکن پھر وقت چلا جاتا ہے اور لکڑی جب گیلی ہوتی ہے اسے شکل دی جاتی ہے، لوہا جب گرم ہوتا ہے اسے ڈھالا جاتا ہے۔ بہت سے والدین غلطی کرتے ہیں، اور غلطی کیا ہے پتہ ہے، غلطی کرتے ہیں، غلطی کیا ہے کہ تربیت کے اندر وہ کہتے ہیں کہ جب بچے بڑے ہوں گے نا ہم ان کی تربیت کریں گے، ابھی تو بچے چھوٹے ہیں۔ میں کہتا ہوں یہ تو ایسا ہی ہوا کہ لکڑی سوکھنے کے بعد آپ اس کو شکل دینے کی بات کرتے ہیں، اور لوہا ٹھنڈا ہونے کے بعد آپ اس کو شکل دینا چاہیں گے، یہ تو تب ہوگا جب بچے ہیں، ورنہ ہوتا ہے کہ ایک ماں جس کے برقعے کو اور نقاب کو اور حجاب کو دیکھ کر رشک ہوتا ہے کہ الحمدللہ آج بھی ایسی عورتیں جو اتنا کرتی ہیں کہ اس کا چہرہ ڈھکائے، ہاتھ ڈھکے ہیں، پیر ڈھکے ہیں، حتیٰ کہ وہ جو ہے اس نے اپنے آنکھوں کو بھی چھپا رکھا ہے یا تو کپڑے سے یا تو گوگل کے ذریعے، اور وہ کچھ نہیں دکھتا تو رشک ہوتا ہے، ماشاء اللہ کیا پردہ ہے۔ لیکن اسی عورت کے ساتھ ایک چھوٹی سی بچی یا دو تین بچیاں ہوتے ہیں جن بچیوں کا لباس یہ ہے کہ چھوٹا سا اوپر سے ایک کپڑا ہے، حالانکہ عمر میں چھوٹی ہے، وہ ایک پینٹ پہنی ہے جو آدھی کمر تک اس کی آتی ہے، ساتھ چلتی ہے، لگتا ہے ماں مطلب یہ عورت مومنہ ہے، ایمان والی ہے، اور پڑوس کی بچی کو شاید بازار گھمانے لائی ہے۔ پھر جب وہ بچی کہتی ہے ممی، یا ممی کہتی ہے، وہ عورت کہتی ہے بیٹے فاطمہ، تو پتہ چلتا ہے سبحان اللہ عورت کے پردے پہ تو رشک آ رہا ہے، اور بچی کی تربیت کب ہوں گی؟ تو وہ عورت کہتی ہے دیکھیے مولوی صاحب جب بچی بڑی ہوں گی نا تو ہم اس کو وہ کریں گے۔ سوال یہ آتا ہے کہ بڑے ہونے کے بعد کیا کچھ سیکھا جا بھی سکتا ہے؟ آپ خود اپنی زندگیوں کو دیکھیے، جو بچپن میں مکتب یا عربی میں آپ گئے ہوں گے وہ دعائیں آپ کو آج تک یاد ہے، اور اس کے بعد 10-11 سال کی عمر کے بعد آپ نے کتنی کوشش کی ہو بہت کم یاد کر پائیں گے دین کی باتیں۔ تو ایک مرحلہ جو گزر رہا ہے آپ کہہ رہے ہیں وہ ہاں دیکھیں گے ابھی ٹائم آئے گا، تو بہت سے والدین ہی سمجھ نہیں پاتے ہیں، اور جب بچے بڑے ہوتے تو کہتے ہیں یہ بچے ایسے شرارتی، اتنے بدماش، اتنے بد اخلاق، اتنے برے کیوں ہو گئے؟ سوال یہ تھا کہ جب ان کی تربیت کا مرحلہ تھا آپ نے ضائع کر دیا۔ عمر ابن خطاب رضی اللہ عنہ کو دیکھا گیا، آپ کے چھوٹے چھوٹے بچے تھے جو غیر بالغ تھے، لیکن ان کو آپ روزہ رکھاتے تھے۔ کسی نے کہا امیر المومنین، یہ بچے تو آپ کے چھوٹے ہیں، غیر بالغ ہیں، روزہ ان پر فرض نہیں ہے، تو پھر کیوں رکھاتے ہیں؟ تو کہا میں نے عادت ڈالنے کے لیے روزہ رکھاتا ہوں، اس لیے کہ جب بالغ ہوں گے تو کیا اچانک اس سال سے پورے روزے رکھ سکتا ہے کوئی؟ غیر بالغ ہونے کی عمر میں ہی تو رکھانا پڑیں گے، کبھی 5-6، کبھی 10-12، کبھی 15، اور جب بالغ ہو جائے تو اس سال سے تو پورے ان پر واجب ہو جائیں گے۔ تو ٹریننگ پیریڈ، وقت تو بچپن سے ہوتا ہے۔ تو بہت سے والدین کہتے ہیں ہمارے بچوں کو لاکھ سدھارنے کے بعد بھی نہیں سدھرتے، اس لیے کہ جو وقت تھا سدھارنے کا آپ گنوا چکے ہیں۔ ان کو آپ نے بے پردہ رکھا، بے حیائی کے لباس پہنائے، گندی باتوں کو ان کے بچپنے کی زبان میں بول رہے ہیں، تو ہاں بچے ہیں کچھ بول دے رہے توتلی زبان میں تو سن لیا۔ نتیجتاً ان بچوں نے ان تمام باتوں کو زندگی کا شیوہ اور طریقہ بنا لیا، اور اسی پر پھر بڑے ہو گئے۔ اس بات کو سمجھنے کی بہت زیادہ جو ہے ضرورت ہے، ورنہ اگر ایسا ہی ہم نے معاملہ کیا، اولاد کی صحیح تربیت نہیں کی، تو جو بگاڑ اس سماج میں آئے گا، ابھی جو حالت ہے اس کے بعد کے آنے والے ادوار اس سے بھی خطرناک ہونے والے ہیں، یاد رکھیے۔ اور یہ اولاد جو ثواب جاریہ ہے، یہ عذاب جاریہ بن جائیں گی، یاد رکھیے۔ اولاد ثواب جاریہ ہوتی ہے، یہ مرنے کے بعد بھی والدین کی تربیت کے نتیجے میں جو جو کام کریں گے ان تمام کا اجر والدین کو ملتا ہے۔ لیکن ایک بات یہاں غور سے سن لیجئے، اگر ان کی تربیت صحیح سے نہ ہونے کی وجہ سے جو بگاڑ آئے گا، یہی اولاد عذاب جاریہ بھی بن جاتی ہے پھر زندگی بھر کے لیے، مرنے کے بعد بھی عذاب ملتا ہے ان کی تربیت نہ کرنے کی وجہ سے۔ تو اس بات کی اہمیت کو ہم سمجھیں، اولاد کی تربیت ہماری ذمہ داری کو سمجھیں، نہ صرف چھوٹی موٹی بلکہ بہت اہم ذمہ داری سمجھیں، اور وقت کی نزاکت کو سمجھتے ہوئے جلد سے جلد اس کے لیے کچھ اقدام اٹھائیں۔ آئیے کچھ نکات، کچھ پوائنٹس کیسے ہم کرے رکھتا ہوں۔ اولاد کی تربیت میں جو سب سے پہلا پوائنٹ، سب سے پہلا نقطہ ہوں گا جس سے ہم اولاد کی تربیت شروع کریں گے، وہ کیا ہوں گا بتائیں آپ کو؟ بہت سی مرتبہ لوگ اولاد کی تربیت کی جب بات آتی ہے تو سمجھ لیجیے بچہ 3 سال، 4 سال، 5 سال، 6 سال، 10 سال کا ہو گیا تو پوچھتے ہیں کہ اب اس کی تربیت کے لیے کیا کیا جائے۔ اولاد کی تربیت کا پہلا مرحلہ اولاد کی پیدائش کے بعد نہیں شروع ہوتا ہے، اولاد کی تربیت کا پہلا مرحلہ اس کے لیے صحیح ماں کے انتخاب سے شروع ہوتا ہے۔ اسلام میں، اسلام میں اولاد کی تربیت پیدائش کی بات فکر نہیں ہوتی ہے، اس کے پیدا ہونے سے پہلے اس کے لیے صحیح ماں کا انتظام وہاں سے ہوتی ہے شروع، یاد رکھیے۔ تو سب سے پہلے نیک بیوی کی تلاش یا نیک بہو کی تلاش، گھر کا اگر ذمہ دار ڈھونڈ رہا ہے تو نیک بہو کی تلاش کریں گا، خود فرد انسان ڈھونڈ رہا ہے تو وہ نیک بیوی کی تلاش کریں گا۔ سب سے پہلا کام اولاد کی تربیت میں، اس کا حق ہے۔ عمر ابن خطاب رضی اللہ عنہ کے پاس ایک مرتبہ ایک نوجوان کا واقعہ ہوا کہ اس کے والد نے اس نوجوان کو کھینچ کر عمر ابن خطاب رضی اللہ عنہ کے پاس اور کہا امیر المومنین، میرا بیٹا میرے حقوق نہیں دیتا، میرے ادھیکار، میرے رائٹس نہیں دیتا ہے، نصیحت کیجئے، واعظ کیجئے، اسے سمجھائیے۔ امیر المومنین کچھ بولنے سے پہلے اس لڑکے نے کہا امیر المومنین ایک منٹ رکیے، ذرا رکیے، پہلے یہ بتائیے میرے والد کے مجھ پر کیا حق ہے، اس سے پہلے یہ بتائیے میرے کیا حق تھے میرے والد پر۔ اور سوال فطری تھا، پہلے اولاد تو بعد میں آتی ہے تو ظاہر سی بات ہے اس کے پہلے حق ہوتے، جب بڑی ہوتی تو والدین کی دیتی ہے۔ تو امیر المومنین نے کہا اولاد کا پہلا حق یہ ہے کہ اس کے لیے نیک ماں کی تلاش کی جائے، دوسرا حق یہ ہے کہ اس کا اچھا سا نام رکھا جائے، تیسرا حق یہ ہے کہ اس کی صحیح سے تربیت کی جائے، پڑھایا اور لکھایا جائے۔ تو اس لڑکے نے کہا امیر المومنین، جو میرا والد میری کمپلین لے کر آیا، شکایت لے کر آیا ہے، سب سے پہلے اس نے میرے نیک ماں کا انتخاب نہیں کیا، ایک مجوسیہ سے اس نے شادی کی، دوسرا میرا نام جو میرا حق تھا دوسرا کی اچھا رکھے، میرا نام گبریلا رکھ دیا۔ گبریلا سمجھتے نا، وہ گوبر کے اندر کیڑا ہوتا ہے ایک بڑا کالا، وہ گوبر جمع کرتا رہتا ہے، میرا نام صحیح نہیں رکھا، اور میری تعلیم اور تربیت میں اس نے جو ہے کوئی محنت اور مشقت نہیں کی۔ تب امیر المومنین عمر ابن خطاب رضی اللہ عنہ نے جو ہے فرمایا اور کہا کہ تم اپنی اولاد کا حق نہیں دیتے ہو، اور اولاد بڑی ہونے کے بعد جب تمہارے حق نہیں دیتی تو مجھ سے آ کے حقوق مانگتے ہو اس کے، سمجھ رہے بات کو؟ تو اولاد کا پہلا حق شروع ہوتا ہے، تربیت کا پہلا مرحلہ فرسٹ سٹیج اس کی پیدائش کے بعد سے نہیں، اس بات کو خاص دھیان دے، وہ ہے نکاح کے لیے صحیح لڑکی کا انتخاب، صحیح لڑکے کا انتخاب، صحیح بہو کا انتخاب، صحیح داماد کے انتخاب سے شروع ہوتا ہے۔ اس لیے کہ ایک دیندار لڑکی ہی اپنے اولاد کو دین سکھائیں گی، ایک دیندار باپ ہی جو ہے لڑکا جو باپ بنے گا وہی اپنے بچوں کو دین کی تعلیم دیں گا۔ اب یہ مرحلے کو چھوڑ کر آپ کہیں گے آپ کیسے ہمارے بچوں کی تربیت کریں، تو آپ اگر پہلی سٹپ میں گر جائیں گے تو باقی کا کیا ہوں گا۔ دینداری کو اپنے نکاح میں ترجیح دیجیے، ہم کہاں دینداری کو اپنے نکاحوں میں آج ترجیح دے رہے ہیں۔ تمام چیز دنیا داری والا معاملہ ہوتا ہے، لڑکی پسند کرنا ہے دنیا داری، لڑکا پسند کرنا ہے دنیا داری، دینداری کو سب سے پہلے ترجیح دیجیے۔ اور نبی اکرم صلی اللہ علیہ وسلم نے اس بات کی وضاحت کر فرمایا، لوگ عورتوں سے چار چیزوں کی وجہ سے نکاح کرتے ہیں، متفق علیہ روایت ہے صحیح بخاری اور صحیح مسلم کی، لوگ عورتوں سے چار چیزوں کی وجہ سے نکاح کرتے ہیں۔ پہلا ولی مالیہ، اس کے مال کو دیکھ کر لوگ نکاح کرتے ہیں۔ دوسرا ولی جمالیہ، اس کی خوبصورتی کو دیکھ کر لوگ نکاح کرتے ہیں۔ ولی حسبیہ، اس کے ننیال اور ددیال خاندان کو دیکھ کر نکاح کرتے ہیں۔ ولی دینیہ، اور چوتھی چیز دنیا کے اعتبار سے لوگ کیا کرتے ہیں، آخری میں چوتھی چیز دینداری دیکھ کر جو نکاح کرتے ہیں۔ اے مسلمان نوجوانوں، تمہارے ہاتھ مٹی لگو، تم دینداری کو لازم جانو نکاح میں، دینداری سب سے افضل ہے نکاح میں، یاد رکھیے۔ آج دینداری کو ہم کوئی ترجیح نہیں دے رہے، یاد رکھیے، جس کے نتیجے میں اولاد کی تربیت پھر کہاں سے ہونے والی ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم نے کتنی پیاری بات کی حدیث کے اندر، اور آپ نے فرمایا، صحیح مسلم کی روایت ہے، الدنیا کلھا متاع، دنیا جمع کرنے کی چیز ہے، وخیر متاع الدنیا المرۃ الصالحہ، اور اس میں سب سے بہترین سامان یا چیز جو ایک انسان کو مل جاتی ہے وہ نیک بیوی ہے، اس سے بہترین کوئی چیز نہیں ہے دنیا میں نیک بیوی سے۔ تو سب سے پہلا کام اولاد کی تربیت میں کیا کرنا ہوگا، نیک بیوی کا انتخاب، نیک شوہر کا انتخاب، نیک بہو کا انتخاب، نیک داماد کا انتخاب۔ اب جب دو نیک لوگ ملیں گے تو نسلیں نیک ہوں گی، جب دو بد لوگ ملیں گے تو نسلیں بری ہوں گی۔ یہ اللہ کا فضل ہے کہ اس امت کو نکاح کی اس نے اجازت دی، بلکہ حکم دیا، ورنہ دیگر قوموں میں یہ ہوتا ہے نیک لوگ شادی نہیں کرتے اور ان کی نسلیں کم ہوتی ہیں، برے لوگ نکاح کرتے ہیں اور بڑھتے جاتے ہیں۔ ایک انسان نیک بن گیا، اب وہ شادی نہیں کر سکتا۔ اسلام میں ایک انسان نیک ہے، نکاح کر سکتا ہے، تو ظاہر سی بات ہے نیک لوگ آگے بڑھیں گے، ورنہ دوسری قوم میں نیک لوگ ختم ہو جاتے ہیں اور برے لوگ بڑھتے جاتے ہیں۔ تو بہرحال سب سے پہلا مرحلہ جہاں سے تربیت کی ابتدا سٹارٹ ہوں گی وہ ہے، وہ مرحلہ ہے، وہ ماں کے انتخاب سے شروع ہوتا ہے، اس کو سب سے پہلے ہم دھیان دیں۔ دوسری چیز جو دوسرا اسٹیپ رہیں گا ہمارا اولاد کی تربیت میں، وہ یہ ہے کہ جب نکاح ہو جائے جو دینداری کی بنیاد پر ہو، اس کے بعد والدین نیک اولاد کی اللہ سے دعا کرے، اس کا بھی بڑا تاثیر اور اثر ہوتا ہے۔ کس چیز کی دعا کرے؟ نیک اولاد کی والدین اللہ سے دعا کریں۔ افسوس کی بات یہ ہے بہت سے لوگ نکاح کرتے ہیں لیکن کبھی نیک اولاد کی دعا نہیں کرتے ہیں۔ نیک اولاد کی دعا کرنا یہ انبیاء علیہ الصلوۃ والسلام کی سنت ہے نکاح کے بعد، لیکن آج ہم دعائیں نہیں کرتے ہیں۔ تو یہ بڑا اہم عمل ان کی تربیت کا حصہ ہے، یہ ابھی دنیا میں آئے نہیں ہیں لیکن یہیں سے شروع ہوتی ہے تربیت ان کی، کہ نیک جو ہے اولاد کی جو ہے دعا کریں۔ ہمارے پاس تو عام طور سے یہ ہوتا ہے کہ اگر نکاح کے بعد اولاد نہ ہو تو لوگ مختلف قسم کے شرک اور بدعت میں لگ جاتے ہیں، ایک تو یہ پارٹ ہے، اگر اولاد نہ ہو تو مختلف قسم کے شرک اور بدعت میں لگ جاتے ہیں۔ اندازہ لگائیے جو اولاد شرک اور بدعت کی بنیاد پر وجود میں آئیں گی وہ اولاد کہاں سے اللہ کی توحید پر چلنے والی ہوں گی، شرک اور بدعت میں لگ جاتے ہیں۔ اور دوسرا ایک عجیب حال رہتا ہے اس امت کا کہ جب کسی کا نکاح ہو جاتا ہے بس ہر تھوڑے دن کو، گڈ نیوز کب ہے، گڈ نیوز کب ہے، اب وہ بیچاروں کی کیا پلاننگ ہے، ان کی کیا مصیبتیں ہیں، ان کی کیا پریشانیاں ہیں، سب کو گڈ نیوز ہی چاہیے بس، اور ہر کوئی دوسرے سے گڈ نیوز کب ہے، گڈ نیوز کب ہے، اور وہ پریشان بیچارے آپس میں کہ ہم تو کوشش کر رہے ہیں بھائی لیکن اللہ نہیں اولاد دے رہا تو اب ہم کیا کریں، اور ذہنی طور سے وہ پریشان ہو جاتے ہیں۔ تو یہ سب سے پہلے اس نہیں ہے، بلکہ یہ دعا کرے کہ اللہ نیک اولاد عطا فرما۔ اچھا اولاد کی نیکی کی دعا تو نہیں ہوتی ہے، جو کچھ دعا ہوتی ہے کیا ہوتی ہے ہمارے پاس، نکاح ہو گیا کسی کا، بوڑھی عورتیں ہوتی ہیں گھروں میں، وہ دعا دیتی ہے اللہ تم کو چاند سا بیٹا دے، کیسا بیٹا چاہیے ہونا بھی تو چاند سا۔ اگر میں کہتا ہوں اللہ نے واقعی میں دعا سن لی تو ایک تو گول صورت کا پیدا ہوں گا، اور اتنا چمکدار کوئی انسان ہوں گا تو کوئی پسند کرے گا اس کو، دھبے والا اور ایک دم چمکدار، اور وہ بھی چاند سا کیا چاہیے، بیٹا ہی چاہیے، ہے نہیں ہے یہ بات عام۔ دعا کیا کرنی چاہیے اولاد کے لیے، کیسی اولاد کی دعا کرنی چاہیے، آئیے وہ دعا ہم دیکھتے ہیں۔ سورہ صافات سورہ نمبر 37 آیت نمبر 100 میں اللہ رب العزت فرماتا ہے، اور ابراہیم علیہ الصلوۃ والسلام نے جب دوسرا نکاح کیا، چونکہ آپ کو پہلی بیوی سے اولاد نہیں تھی، تو دعا کی اور فرمایا ربی حبلی من الصالحین، اے اللہ نیک اولاد عطا فرما۔ یہ ہے دعا۔ لڑکا ہو، لڑکی ہو، گورا ہو، ٹھیک ہے، یا کالا ہو، جو ہے جس طرح سے ہو، صحت مند ہو، بیمار ہو، لیکن نیک ہونا اللہ اصل ہے۔ یہ صالح اولاد عطا فرما، صالح اولاد کی دعا کیجئے، نیک اولاد کی دعا کیجئے۔ اس لیے کہ بہت سی بار اولادیں تو جو ہے ہو سکتا ہے جیسی دعا کری چاند جیسا بڑی خوبصورت ہو جائے، لیکن اگر اس میں گن نہ ہو اچھے تو کیا فائدہ۔ ایک طرف دیکھیے، اب ادھر ابو لہب ہے جس کے تعلق سے روایت میں آتا ہے کہ اسے کسی بیٹے کا نام لہب نہیں تھا، لیکن اتنا گورا چٹا تھا، عرب تھا، کہ جب خوش ہوتا یا غصے میں آتا تو آنکھ کے انگارے جیسا لال ہو جاتا، لہب آنکھ کے انگارے کو کہتے تھے۔ ابو لہب، فائدہ ہے اس کی اس گوری چمڑی کا کچھ؟ اور وہاں بلال ہے جو حبشی ہے، نسلن جو ہے وہ جو ہے ابیسینین ہے، حبشی ہے، غلام ہے، دیکھنے کے اعتبار سے روایت میں آتا چپٹے ہیں، گال چپٹے ہیں، ہوٹ موٹے موٹے ہیں، کالے ہیں، لیکن بلال جنت میں جائیں گے۔ نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں میں جب معراج میں گیا تو بلال تمہارے چپلوں کی، کھڑاؤں کی آواز میں نے جنت میں سنی، تو بلال جنت جائیں گے۔ ابو لہب کا تو اعلان ہو گیا دنیا کے اندر ہی۔ تو اصل چیز نیکی ہے، نیکی کی دعا۔ تو یہ دعائیں اثر رکھتی ہے، اولاد کی تربیت کا مرحلہ ہے۔ دوسرا ہم دیکھتے ہیں ابراہیم علیہ الصلوۃ والسلام اولاد کی دعا کرتے ہیں، سورہ غافر سورہ نمبر 40 آیت نمبر 14 میں، رب اجعلنی مقیم الصلاۃ ومن ذریتی ربنا وتقبل دعا، اے اللہ مجھے اور میری ذریت کو نماز کا پابند بنا، نماز قائم کرنے والا بنا۔ اولاد پیدائش سے پہلے نیک اور نماز قائم کرنے والے اولاد کی دعائیں ہو رہی ہیں۔ اسی طرح زکریا علیہ الصلوۃ والسلام نے جب دعا کی اولاد کی، سورہ آل عمران سورہ نمبر 38 میں اللہ نے فرمایا کہا رب حب لی من لدنک ذریتوں طیبہ، اے اللہ مجھے نیک اولاد عطا فرما۔ تو نیک اولاد کی دعا ہو، نکاح کے لیے نیک لڑکی کا انتخاب، اس کے بعد اولاد کے لیے نیک ہونے کی دعائیں کی جائے، یہ دوسرا اسٹیپ ہے۔ تیسرا مرحلہ جو ہمیں کرنا ہے، تیسرا اسٹیپ اولاد کی تربیت میں، وہ کیا ہے؟ وہ یہ ہے کہ اسلامی طریقے سے اولاد کا استقبال ہوگا جب وہ دنیا میں آئیں گی۔ ہمارے پاس جب اولاد اللہ دے دیتا ہے، عطا فرما دیتا ہے، اس کا استقبال غیر اسلامی رسومات سے ہوتا ہے۔ جس کام کی شروعات ہی غیر شرعی ہو، اس کا خاتمہ کیسا ہوگا اندازہ لگا لیجئے۔ غیر اسلامی رسومات سے ویلکم کرتے اپنے چلڈرن کو، اپنے بچوں کو ہم لوگ اس دنیا کے اندر، اسلامی رسومات سے ویلکم کیجئے۔ اور اسلامی رسومات کیا ہے ویلکم کرنے کے؟ کہ جب بچہ پیدا ہو تو کسی نیک انسان کے پاس اسے لے جایا جائے، وہ کھجور چابیں گا اور اس کے منہ میں جو ہے ڈالیں گا۔ اس کے بعد جب 7 دن ہو جائے، 7 دن اسلامی اعتبار سے 7 دن ہو جائے، تو 7ویں دن اس کے لیے عقیقہ کیا جائے، اس کا اچھا سا نام رکھا جائے، ٹھیک ہے، اور اس کے سر کے بال نکالے جائے، اور ان بالوں کے وزن کے برابر سونا چاندی یا روپیہ تقسیم کیا جائے۔ اور ایک عمل صحابہ سے ملتا تھا، جب سر کے بال نکالتے تو دودھ میں زعفران ڈال کر وہ سر کے اوپر لگایا کرتے تھے۔ یہ سب کرنا ہے۔ اب ہمارے بچوں کا ویلکم کیسے ہوتا ہے، کیسے ہوتا ہے؟ ایک ہوتا ہے چھٹی، 6th day پروگرام، exactly شریعت کے بتاوے 7ویں دن سے 1 دن پہلے ہوتا ہے، لیکن شریعت جو بتاتی 7ویں دن نہیں ہوتا ہے۔ چھٹی کی ایک کوئی رسم ہوتی ہے، آپ کے پاس پتہ نہیں، الگ ہوتی ہوں گی، لیکن ہوتی ہے ہر جگہ۔ پوری عورتیں جمع ہوتی ہے، وہ دیا جلاتی ہے، اس پہ کچھ کاجل جمع کرتی ہے، چھوٹے چھوٹے برتن بچی ہو تو لا کے دیا جاتے ہیں، لڑکا ہو تو کچھ تحفے تحائف دیے جاتے ہیں، یہ چھٹی ہوتا ہے۔ اور اس کے بعد 40ویں دن ایک پروگرام ہوتا ہے، اس کو بولتے ہیں چلا، بڑے دھوم دھام سے وہ چلائے آ جائیے، کارڈ بھی تقسیم ہوتے، ہال لیا جاتا ہے۔ جس بچے کا ویلکم غیر شرعی بنیادوں پر ہو رہا ہے، جس کا ویلکم 7th day ہونا چاہیے تھا، 7ویں دن جو عقیقہ ہونا چاہیے تھا، نام، وہ تمام چیزیں چھوڑ کر ہم غیر اسلامی رسومات اپناتے ہیں، پھر بولتے ہیں اللہ یہ بچے ہمارے بے دینی کیوں ہو جا رہے ہیں؟ اس لیے کہ آپ نے تو شروعاتی ان کی بے دینی سے کی ہے۔ کوششیں اثرات رکھتی ہے اپنے اندر، یہ بات طے ہے نا، کوششیں اثرات رکھتی ہے، بات طے ہے نا۔ کیا کوشش کی اس بچے کے ویلکم کے لیے آپ نے؟ یہ غیر اسلامی طریقے؟ اور اگر کوئی کہے کہ بس 7ویں دن عقیقہ کرنا ہے، ارے جانے دو، دیکھیں گے، فلاں ہیں، یہ ہے، اور کتنے لاکھ بہانے، نہیں وہ بچہ ابھی جو نانی کے گھر پیدا ہوا، تو ابھی بیوی جو یہاں نہیں ہے، بچہ نہیں ہے، تو ابھی عقیقہ کیا، نہیں ابھی ایک ساتھ اپن 4-5 بچے جمع کریں گے، پھر ایک ساتھ عقیقہ کریں گے، چاہے بڑی دعوت ایک ساتھ ہو، ہے نا، ہوتا ہے۔ بہت سے لوگ دیکھو اب کتنے بچے ہو گئے، اپنے کو 4 ہوگا، آپ 4 کے حساب سے بہت ہو گیا نا، اچھا ہو گیا، 2 بکرے لڑکے کے، 2-3 لڑکیاں اور، تو یہ 5 بکروں کی بڑی دعوت کریں گے اپن۔ یہ بچوں کو جمع کر کے دعوت کرنے کون سا طریقہ آپ نے نکالا ہے؟ 7ویں دن کر دینا ہے۔ اس لیے کہ نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں، جامع ترمذی کی روایت ہے، سمرہ بن جندب رضی اللہ عنہ اس کے راوی، وہ کہتے ہیں عقیقے کے بدلے بچہ رہن ہوتا ہے، और बिजनेस कम्युनिटी रहन क्या होता है ज्यादा अच्छे समझती है, रहन कोई चीज देकर कोई चीज ली जाती है, रहन समझते हो? फिर बोलते हैं बच्चे बीमार हो जाते हैं, बच्चों को ये हो रहा, आपने अपना रहन छुड़ाया कहां अब तक? रहन किसी चीज के बदले, गिरवी जिसको बोलते हैं, बच्चा रहन होता है अकीके के बदले में, जब इंसान अकीका करता है तो उसको छुड़ा लेता है। तो लड़का हो तो आप सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुक से मुस्तद अहमद की रिवायत है जो है, माई आयशा रजी अल्लाह ने फरमाती है, जब लड़का होता तो अल्लाह के रसूल दो जानवर जुबा करने, दो बकरे, दो दुम्बे, दो बकरियां का हुक्म देते, और जब लड़की होती तो एक जुबा करने का हुक्म देते। इसी तरह मुस्नद अहमद की रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम जब बच्चा पैदा होता तो उसके बाल निकालने की जो है इजाजत देते कि सातवें दिन उसके बाल, उसको ईजा देने वाली चीज, चूंकि माँ के पेट में उन बालों के साथ रहा है, वो बीमारियां और ईजा देते हैं, बाल तकलीफ देते हैं, तो ईजा देने वाली चीज निकालने का हुक्म देते और सहाबा बालों को निकालते। उन बालों के वजन के बराबर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सोना या चांदी, आज के जमाने में हम बोलेंगे कैश, उसके बराबर तकसीम करते गरीबों में, ठीक है। इसी तरह अगर लड़का हो तो उसकी खतना कीजिए, ठीक है। लेकिन आज हम देखते हैं इन तमाम चीजों को छोड़कर बिदात और खुराफात हम लोग करते हैं, छठी और चालीसवां हम कर रहे हैं, चिल्ला जिसको कहते हैं, सुन्नत को जगाइए, वरना कैसे हमारे बच्चे दीनदार होंगे जिनका वेलकम इस तरह से नहीं हो रहा है। तो ये बात बड़ी अहम है, याद रखी। और इतना हम चीजों को खींचते हैं, शरीयत ने जो हुक्म दिया सातवा दिन अकीका, तो पता नहीं 7 साल बाद हो रहा है, 70 साल बाद हो रहा है। नाम रखना है, सातवा दिन नाम रखने के लिए आखिरी हद है, सेवंथ डे तो रखना है, उससे पहले भी आप तय करके रख सकते हैं। जैसे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को एक लड़का हुआ और जिब्रील इस्लाम आए और कहा ए अबू इब्राहिम, मतलब लड़के का नाम इब्राहिम रखा था आपने, इसलिए आते ही पुकारा उस नाम से आपको, तो एडवांस रखा जा सकता है, और बाद में अगर मैक्सिमम लिमिट 7th डे है। लेकिन हाल ये इन तमाम चीजों में इतना हम गुलू कर जाते हैं कि बच्चे का, आप देखिए लड़का या लड़की दो ही चीजें हो सकती है, दो नाम तय करना है कोई, लेकिन उसमें भी ऐसा मामला है कि बच्चा पैदा हो गया, कई महीने का हो गया, तो नानी अलग पुकार रही है, दादी अलग पुकार रही है, दादा का लड़का नाम अलग, नाना का लड़का नाम अलग, बाप अलग और माँ अलग, चुन्नू, मुन्नू, टट्टू, लट्टू, टिंकू, सब नामों से हैं, सिवाय इसके कि सातवें दिन जो नाम उसका हकीकी था वो छोड़कर सब हो रहा है। और नाम फिर तलाश भी किया जाता तो यूनिक नाम लगता है हमको, यूनिक समझते ना, सबसे हटकर नाम चाहिए। अगर कोई आगे पूछिए बच्चे का नाम क्या रखो, लड़का है लड़की है, लड़का है अब्दुल्ला रखो, अब्दुल्ला बहुत पुराना नाम है, अब्दुल रहमान रखो, ये तो और भी पुराना दिख रहा, फिर कौन सा, अच्छा मोहम्मद रख दो, अरे नहीं नहीं ये नाम नहीं रख सकते, बेहरमत हो जाएंगे, अच्छा ठीक है सुलेमान, अरे तो नबी का नाम ये नहीं रख सकते, ठीक ये भी नहीं, क्या रखते फिर, यूनिक नाम चाहिए। तो मैं हमेशा कहता हूँ जो लोग कहते हैं यूनिक नाम चाहिए, तो यूनिक तो बहुत से नाम होते हैं, आप बहुत सारे नाम रख सकते हैं, स्टेरिंग नाम रख दीजिए आप किसी बच्चे का, स्टेरिंग खान, कितना अच्छा नाम है, यूनिक, किसी का नाम स्टेरिंग सुना आज तक आपने, है ना, बम्पर खान, स्टेरिंग खान, मटगाड़ खान, कहीं भी नहीं मिलेंगे आपको, यूनिक, एकदम सबसे हटकर यूनिक नेम सही है पूरे। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं नामों में जो अल्लाह को सबसे ज़्यादा बेहतरीन नाम, पसंदीदा नाम है, अब्दुल्लाह और अब्दुर्रहमान है। उसके बाद अम्बियाओं के नाम, हमको तो पसंद नहीं आती है कोई नाम, अम्बियाओं के 25 नाम हैं जो कुरान में दिए गए, और बाकी नाम अल्लाह के जो हम सब जानते हैं, जो ज़ाती और सिफती नाम है, कहाँ रखते हैं, कहाँ रखते हैं। तो इन नामों को रखिए, इनकी तासीर है, इनके असरात है कि बच्चे को किस तरबियत के, किस नहज पर, किस तरीके पर आप चलाना चाहते हैं, उसके नाम बताता है, इंडिकेट करता है, समझ रहे हैं आप बात को, और बच्चे में वो अखलाक नजर आना शुरू हो जाते हैं बचपन से। अगर किसी एक बच्चे का नाम सलमान रखा जाए, रखने का वजह सलमान फारसी है, तो बच्चे में सलमान फारसी जैसे अखलाक और आदत अतवार होंगे, और रखने का नाम दूसरे सलमान साहब है तो फिर मुश्किल होता है, बच्चे में वही सब चीज़ें नजर आती, फिर बोलती है ऐसा टेढ़ा मेढ़ा क्यों हो जाता महफिलों में जाकर, फला चीज़ें क्यों करता, चूँकि उसकी तरबियत ही उस नाम पर हुई ना। नाम नस्बत जोड़ते हैं ना किसी से ले जाकर। एक नौ मुस्लिम थे, उनसे पूछा गया कि आप क्या नाम पसंद करेंगे अपने लिए, तो कहा मैं पसंद करूंगा अब्दुल मुमीत। आपने अब्दुल हई नाम तो बहुत सुने होंगे ना, जिंदगी देने वाले का बंदा, तो कहा मेरे को नाम पसंद है अब्दुल मुमीत, मौत को देने वाले का बंदा। तो लोगों ने कहा अब्दुल मुमीत कहाँ नाम रखते हैं लोग, तुम्हें क्यों पसंद है, तो कहा मुझे इसलिए पसंद है कि मौत के बाद तो अपने रब से मिलूंगा जाकर, इसलिए अब्दुल मुमीत, मौत का देने वाला। नाम रखिए अल्लाह के, अंबियाओं के, और जो है सहाबा के नाम जो फिलहाल हम रख सकते हैं। चौथी चीज जो औलाद का हक भी है, ये पूरे हकूक भी याद रखिए, नेक माँ का चुनना, दुआएं करना, ठीक है, उसके अकीका करना, ये सब हक भी है उसके, याद रखिए, और तरबियत का हिस्सा भी है। चौथा उसका हक भी है और तरबियत का हिस्सा भी, वो ये है कि रजात, दूध पिलाना उसको, ये उसका हक भी है, ये तरबियत का मरहला भी है, ठीक, ये बड़ी अहम चीज़ है। اس لیے کہ ماں کا دودھ وہ تقاضوں کو پورے کرتا ہے جو صحت کے لیے، تندرستی کے لیے، توانائی کے لیے ضروری ہے، اور ساتھ میں وہ غذائیت بھی ہوتا ہے اس کے لیے یاد رکھیں۔ اور اس سے بڑھ کر جو چیز ہوتی ہے وہ ممتا ہے، وہ ریلیشن شپ ہے، وہ محبت اور الفت جو ماں سے ہوتی ہے، جو دودھ کے ڈبوں میں وہ صفت نہیں آ سکتی کبھی، یاد رکھیں۔ مجبوری الگ چیز ہوتی ہے۔ اسی طرح ہم دیکھتے ہیں عمر بن عاص رضی اللہ عنہ اپنے بیوی سے کہا کرتے تھے جب اپنے ان کے بچے کو دودھ پلاتی کہ دیکھ اپنے بچے کو ایسا دودھ نہ پلانا جیسے جانور اپنے بچوں کو دودھ پلاتے ہیں، اس لیے کہ دودھ اس نیت سے، اس محبت اور الفت سے پلانا کہ تجھ پر اللہ کی ایک مخلوق ڈیپینڈ ہے اور وہ پرورش پا رہی ہے، یہی بچہ آگے چل کے اللہ کی عبادت کریں گا اور کئی نیک کام کریں گا، اس نیت سے اسے دودھ پلانا۔ تو کیا تربیت ہوں گی ایسے ماحول میں ان بچوں کی جن کے والدین دینداری کو ترجیح دے رہے ہیں، انتخاب نکاح میں دینداری ہے، اولاد کی پیدائش کے لیے دعائیں ہو رہی ہے، اولاد کی پیدائش کے بعد اس کے عقیقے ہو رہے ہیں، جو احکامات پورے ہو رہے ہیں، اس کو رضاعت کا، اس کا حق دیا جا رہا ہے۔ ان بچوں کی تربیت بہت مختلف ہوتی ہے، یاد رکھیں۔ بھائی پانچواں نکات جو تربیت کا وہ یہ ہے، جو جب بچہ بولنے لگے، ویسے تربیت کے تین فیز ہوتے ہیں، پہلا گھر کے اندر، دوسرا اسکول اور مدرسے والا فیز، اور تیسرا سماج والا فیز، سوسائٹی والا فیز۔ تو اب یہ فیز چالو ہو رہا گھر والا، اب بچہ پیدا ہو گیا، عقیقہ ہو گیا، نام رکھ دیا، ٹھیک ہے، رضاعت کا اس کا ہو گیا، اب رضاعت کے ہی عمر کے اندر کبھی کبھار بچے بولنے لگتے ہیں، یا اس کے بعد دو سال تک بچے بولنے لگتے ہیں۔ اب جب بچہ بولنے لگے تو تربیت کا ایک اہم مرحلہ چالو ہو جاتا ہے، حالانکہ بچہ جب نہیں بھی بولتا ہے تو وہ تربیت پاتا ہوتا ہے، سیکھتا رہتا ہے، وہ اس اعتبار سے کہ بچے بولتے نہیں ہیں لیکن جو سنتے ہیں ان کو کیپچر کرتے رہتے ہیں، اور جب بولنا سیکھتے تو وہی باتیں بولتے ہیں جو وہ بچپن میں سنتے آ رہے تھے، بچپن میں سنتے آ رہے تھے، یاد رکھیے، یہ بڑی اہم بات ہے، یاد رکھیے۔ تو ان کو اللہ کا نام لینا سکھائے، اس لیے کہ نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں جس کا پہلا کلمہ لا الہ الا اللہ اور جس کا آخری جملہ زندگی کا لا الہ الا اللہ رہا، وہ کامیاب ہو جائیں گا۔ اب پہلا جملہ ایک بچے کا لا الہ الا اللہ کیسے ہوگا، مجھے بتائیے، کیا آپ کا بچہ دو سال کا ہوتے ڈائریکٹ لا الہ الا اللہ بول دیں گا؟ جب تک کہ وہ بچپن سے، اس کی چھوٹی عمر سے، اس کے جھولے میں جب تھا اور ماں، اس کی ماں اس سے کہتی تھی کہو لا الہ الا اللہ، اور باپ کہتا تھا بولو لا الہ الا اللہ، تو بچہ جب بڑا ہوں گا وہ بار بار سنتا ہے لا الہ الا اللہ، لا الہ، ماں بولتی ہے، باپ بولتا ہے، چچا بولتا ہے، ماموں بولتا ہے، نانی بولتی ہے، نانا بولتا ہے، تو بچہ جب پہلا جملہ نکالیں گا لا الہ الا اللہ نکالیں گا۔ لیکن اب ہم کیا سکھاتے، بچہ بولنے لگا تو بیٹے ممی بولو، ابو بولو، ٹھیک ہے، اماں اور ابا تو بولیں گا ہی نا وہ زندگی میں، جب بات سیکھیں گا تو سب چیزیں بولیں گا، لیکن اگر شروعات لا الہ الا اللہ سے ہو تو کتنی بڑی بات، یا بولو اللہ، بولو بیٹے اللہ، تو بچہ پھر سنتا ہے کہ میرے ماں باپ کچھ ابھار رہے ہیں مجھے کسی چیز کی طرف، اللہ اللہ، تو اللہ بولیں گا۔ ہمارے پاس تو یہ کہ اللہ تو بہت، اس سے زیادہ کچھ دوسری چیزیں سنتا ہے اس دن اور رات، ہے نا، ٹی وی کے سامنے بچہ پڑا ہے، چھوٹا سا بچہ دو تین بار ٹی وی دیکھتے رہتا ہے، اور والدین فخر سے بولتے ہیں اتنا چھوٹا لیکن اتنی ٹی وی دیکھتا، سنتا ہی نہیں ہماری، تو پھر وہ لا الہ نہیں بولتا، ہو پھر وہ کیا کیا بولتے ہوئے بڑا ہوتا، وہ بولنے کی ضرورت نہیں مجھے۔ ماں باپ کو کبھی بولتے ارے مہمان آئے تو اپنے بچے کو اندر رکھو، یہ کچھ بھی بکتا آ کر، کچھ بھی بکتا اندر کرو، کیوں تو اس نے جو سنا وہ بک دیتا ہے۔ تو بچے ایک ریکارڈر ہوتے ہیں، ایم ٹی ریکارڈر، جو سنتے ہیں ریکارڈ کرتے جاتے ہیں، ریکارڈ کرتے جاتے ہیں، اور جب بولتے ہیں وہ سب بولتے ہیں جو انہوں نے اتنے ایک دو سال میں ریکارڈ کیا ہے، بکنے لگ، بولنے لگ جاتے ہیں، سمجھ رہے آپ۔ تو انہیں اللہ کا نام لینا سکھائیے، وہ عمر سے، جب ایک مہینہ دو مہینے کا ہے تب سے اس کو ترغیب دو، بیٹا کہو لا الہ الا اللہ، تو جب وہ بولیں گا پہلی بار 12 مہینے میں یا 13 مہینے میں یا 14 مہینے میں یا 2 سال میں، تو کہیں گا لا الہ الا اللہ۔ بڑی بات ہے، یاد رکھیے، یہ بڑے اہم مراحل ہیں۔ جب بولتا ہے، ہمارے پاس تو حال یہ ہے کہ اسے توتلی زبان میں گالیاں سکھاتے ہیں لوگ، سکھاتے ہیں نہیں سکھاتے ہیں، ارے دیکھو ہمارا بچہ کتنی توتلی زبان میں تتے بولتا ہے، سکھاتے ہیں نہیں سکھاتے ہیں، اور مہمانوں کے سامنے بولو بیٹا بولو ایک بار بولو انکل کو کیسا آپ بولتے، تو انکل کو آگے بولتا تتے۔ اب اس کے بعد جب بڑا ہوتا اور جب وہ صحیح زبان سیکھتا اور جب بولتا انکل کو کتے، تو پھر پتہ چلتا انکل کو کیا ہوا اور ماں باپ کو پتہ چلتا اب کیا ہوا، ہوتا ہی نہیں ہوتا ہے۔ اور یاد رکھیے ایک بات، وہ لوگ خاص طور سے جو بچوں کو غلط الفاظ سکھاتے ہیں، نبی اکرم صلی اللہ علیہ وسلم کی اس بات کو یاد رکھیے کہ جو انسان کسی کی ترغیب دینے پر کوئی نیکی یا کوئی برائی کرے گا، جب تک وہ نیکی چلتے رہیں گی ثواب ملیں گا، جب تک وہ برائی چلتے رہیں گے اس کا جو ہے گناہ ملتا رہیں گا۔ ایک معصوم بچے کو ایک گندا کلمہ سکھانا گویا زندگی بھر کا وبال لے لینا ہے، اور ایک بچے کو صحیح تربیت دے کے اچھے جملے سکھانا۔ تو ہمارا تو کام یہ ہو کہ ہم دوسروں کے بچوں کو گود میں لے تو کہا بیٹا لا الہ الا اللہ، تا कहा कि बच्चा कहीं अंकल भी ला इलाहा इल्लल्लाह बोलते, अब्बू भी ला इलाहा इल्लल्लाह बोलते, मम्मा भी ला इलाहा इल्लल्लाह बोलते, दादा भी ये बोलते, मुझे बोलना जरूरी ला इलाहा इल्लल्लाह। माहौल और समाज बनाइए इस तरह से। तो बच्चे की तरबियत, जब बच्चा बोलने लगे, और एक बात याद रखिए, माँ की गोद बच्चे का पहला मदरसा है, फर्स्ट स्कूल है उसका। वो स्कूल में उसको राइट काइंड ऑफ गाइडेंस और तरबियत या उसकी जो है परवरिश बहुत ज़्यादा ज़रूरी, याद रखिए। अगर ऐसा ना हुआ तो बहुत सारी बुराइयां समाज में फैल रही और फैलते जाएंगी। छठा नुकात जो वो ये है कि औलाद के बीच अदल करें। अब एक औलाद हुई, तरबियत का मरहला हुआ, सेकंड के टाइम आप आदी हो जाते, पहले से प्रैक्टिस होती है, अब वो क्या क्या आपने किया था। अब एक से ज़्यादा औलादें आपको हो गई है, तो इनमें इंसाफ करें। बहुत सी मरतबा औलाद में इंसाफ ना करने की वजह से औलाद को आप चाहे कितनी तरबियत करें, उनकी तरबियत नहीं होती। क्यों? लड़का और लड़की का फ़र्क, लड़के और लड़के में फ़र्क कि गोरा लड़का और काला लड़का किसी का है। दो लड़के हैं डबल शेड के अंदर, एक लड़का बहुत गोरा है, एक लड़का बहुत काला है। तो आप देखिए, माँ बाप फ़र्क करते हैं, अदल नहीं करते बच्चों में। कहाँ है मेरा गोरू, आ बेटा इधर। तो गोया वो दूसरा बच्चा जैसे कम रंग होता है, वो सिर्फ देखते रहता है मेरा वालिद क्यों करता है मेरे साथ ऐसी नाइंसाफ़ी। बच्चे बहुत ज़्यादा गौर करते हैं और बहुत जल्दी नतीजे निकाल लेते हैं अदल की। लड़का और लड़की का फ़र्क कि लड़की उम्र में 10 साल बड़ी है आपके बेटे से, और आप उस बहन को, उस छोटे से भाई को भैया बोलने लगाते हो। बोलती मैं 10 साल बड़ी हूँ और मैं भैया क्यों बोलूँ इस लड़के को। नहीं बेटे, तुमको भाई है, मतलब एहसान हुआ तुम पर अल्लाह ने, क्या तुमको भाई दे दिया। वो भाई बोलेंगी उसको, वो बोलेंगे उसको बहन और बाजी, वो नाम लेंगी उसका, छोटा है उससे 10 साल। नहीं नहीं भैया बोलो, भाई है ना तुम्हारा, रिस्पेक्ट करो उसकी। ये नाइंसाफ़ी है, लड़की और लड़के में नाइंसाफ़ी, लड़के और लड़के में नाइंसाफ़ी, ये इस्लाम में दुरुस्त नहीं है, पसंदीदा नहीं है। ये नाइंसाफ़ी से औलाद की तरबियत नहीं हो पाती है, बच्चे नफरत करने लग जाते हैं वालदैन से। एक मरतबा का वाक़िया है, सही बुखारी की रिवायत है, नुमान बिन बशीर रज़ी अल्लाह अन्हु फरमाते हैं, मेरे वालिद एक बार घर आए और कहा कि मैं नुमान के नाम पर फ़लाँ ज़मीन या ग़ुलाम उसे देता हूँ। नुमान की वालदा बड़ी होशियार औरत थी, उन्होंने कहा कि ये बात जब तक मैं कबूल नहीं करूंगी, जब तक नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास चलकर आप ये ना कहें। वो तीनों मिलकर जाते हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास जाते हैं और नुमान भी साथ होते हैं। उनके वालिद कहते, उनकी वालदा कहती है अल्लाह के रसूल, नुमान के वालिद ने नुमान बिन को जो है, बशीर ने जो है नुमान को जो है ग़ुलाम दिया है तोहफे में, तो क्या ये ठीक है। तो अल्लाह के रसूल ने फरमाया कि तुम्हें कितने बच्चे हैं, क्या सिर्फ एक ही है नुमान। तो कहा नहीं, और भी है। तो क्या तुम सबको ग़ुलाम दे रहे हो तोहफे में। तो कहा नहीं। तो फिर कहा मैं ऐसे जुल्म के मामले पर गवाह नहीं बनता कि एक बच्चे को दिया या दूसरे को नहीं। बहुत से वालदेन होते तोहफा ले जाते हैं, दो बच्चे घर में और एक को ले जाते हैं, नहीं मेरा एक बहुत सुनता दूसरा नहीं सुनता तो एक को दूंगा। नहीं, तोहफे तहाइफ में नाइंसाफी नहीं, हत्ता कि अगर नाफरमान औलाद भी है तो विरासत में हिस्सा कम नहीं होता है उसका। जब विरासत में नहीं होता नाफरमान औलाद का, तो बचपन में कैसे आप उनसे नाफ़इंसाफ़ी कर सकते हैं। बराबर तोहफे लाइए, बराबर सलूक कीजिए दोनों के साथ, लड़का हो लड़की हो, लड़का हो लड़का हो, दोनों में हर इंसान की अलग सिफतें और खसलतें होती हैं, जिनकी वजह से कुछ आपको पसंद होंगी कुछ नहीं, लेकिन इससे औलाद में फ़र्क मत कीजिए, भेदभाव मत कीजिए। सातवां मरहला, सातवां पॉइंट जो औलाद की तरबियत में, ये है कि इन्हें अकीदा सिखाए। जब बच्चे अब बोल रहे हैं, आपने उन्हें कलमे सिखाए, अच्छी अच्छी बातें सिखाई, उसके बाद उन्हें अकीदा इस्लाम सिखाए, अकीदा इस्लाम सिखाए। और ऐसे नहीं कि अकीदा इस्लाम को उस्तादी सिखाएगा, घर में वालदैन सिखाएंगे, माँ सिखाएंगी, बाप सिखाएंगा उसे अकीदा। अल्लाह रहम करे ऐसी माँ पर और ऐसे बाप पर जो बच्चे के साथ घूम रहे हैं, फिर रहे हैं और चलते और फिरते उन्हें अकीदा सिखाते हैं कि बाहर निकले बेटा, ये झाड़ है, ये कितना हरा है, ये हमें हवा इनसे जो फलां होती है, ये कार्बन डाइऑक्साइड पीते हैं, ऑक्सीजन देते हैं, इन्हें किसने बनाया, अल्लाह ने। उस बच्चे के दिल में अल्लाह की तौहीद जागती है, उसकी रुबूबियत जागती है, उसकी मोहब्बत जागती है, कैसा मेरा रब है जिसने मेरे लिए इंतज़ाम किया झाड़ों का। और ये जानवर है बेटा किसने बनाया, इन्हें अल्लाह ने, जिनका हम फ़ायदा उठाते हैं। ये घर हमें दिया, किसने दिया हमें ये घर, अल्लाह ने। बेटा इसका हम देखो कितनी फ़ायदा, इन नेमतों का शुक्र अदा करो बेटा। बच्चों को सिखाइए। अब्दुल्ला बिन अब्बास रज़ी अल्लाह अन्हु फरमाते हैं, मैं छोटा था, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ ऊँट पर सवार हुआ, और सवार होने के बाद अल्लाह के रसूल ने मुझे कुछ बातें सिखाई। ये तरबियत के बड़ी अच्छी बातें जो अल्लाह के रसूल ने अब्दुल्ला को सिखाई थी, आप सल्लल्लाहु अलैहि वसल्लम ने छोटे थे सिखाया और फरमा कहा। पहली चीज़ जो नसीहत की अब्दुल्ला को, जो जामे तिरमिज़ी की रिवायत है उसके अंदर जो है 5 नसीहतें, और मुस्नद अहमद की रिवायत में इजाफी और تین نصیحتیں، چار نصیحتیں، ٹوٹل نو ہیں نصیحتیں. پہلا کہا تربیت کر رہے بچے کے عقیدے کی، کہا عبداللہ سے تم اللہ کے احکام کی حفاظت کرو، وہ تمہاری حفاظت کریں گا. عبداللہ، اے بیٹے، اے غلام، اے پیارے لڑکے، تم اللہ کے احکام کی حفاظت کرو، اللہ تمہاری حفاظت کریں گا. تم اللہ کے احکام کی حفاظت کرو گے، تم اسے اپنے سامنے پاؤ گے مدد کے وقت، اس کی جب تمہیں ضرورت ہوں گی، تکلیف میں ہوں گے، اس کی مدد تمہارے سامنے ہوں گی. پھر فرمایا تیسری بات، جب تم کو کوئی سوال ہو تو اللہ سے کرنا. جب کوئی چیز مانگنا ہو بیٹا تو کس سے مانگنا؟ اللہ سے مانگنا. پھر فرماتے اللہ کے رسول، چوتھی بات، جب جو ہے مدد طلب کرو تو اللہ سے بیٹا مدد طلب کرنا. پانچویں بات فرماتے، یاد رکھو ساری دنیا بھی اگر تمہارے خلاف جمع ہو جائے تو کچھ نہیں بگاڑ سکتی سوائے وہ جو اللہ چاہے، اور ساری دنیا بھی جمع ہو کے تمہیں کچھ فائدہ پہنچانا چاہے تو کچھ فائدہ نہیں پہنچا سکتی سوائے جو اللہ چاہے. کیسا عقیدہ بنا رہے اس بچے کا مضبوط. اب یہ بچہ آپ کو لگتا ہے کہ کہیں بھی جا کر سر ٹیکیں گا اور کبھی اپنے زندگی میں شرک اور جو بدعت اور خرافات کریں گا؟ بالکل نہیں. اسی طرح مسند احمد میں اور آگے نصیحت چار اور اضافی ہے. چھٹی بات جو اس روایت میں آتی وہ یہ ہے، خوشحالی میں اس کی طرف رجوع کرنا اے بچے تو پریشان حالی میں اللہ تمہیں کبھی فراموش نہیں کریں گا. خوشحالی میں یاد رکھنا تم اللہ کو، وہ تمہیں جو ہے کبھی فراموش جو ہے تنگ دستی میں نہیں کریں گا. آگے ساتویں نصیحت کرتے، یاد رکھو جو چیز تمہیں نہیں ملی اے بیٹا اے بچے تو تمہیں نہیں مل سکتی تھی، اور جو تمہیں مل گیا تم سے وہ کوئی نہیں چھین سکتا ہے. کیا پیاری تربیت دے رہے اس بچے کو. پھر آگے فرماتے اللہ کے رسول اور کہتے ہیں، یاد رکھو اللہ کی مدد صبر سے وابستہ ہے. بچے کو اللہ کی مدد صبر سے وابستہ ہے، کوشش تکلیف کے ساتھ ہے. پھر فرماتے ہیں آسانی تنگی کے ساتھ ہوتی ہے. کتنی پیاری پیاری نصیحتیں اس بچے کو عقیدے کے طور پہ نبی اکرم صلی اللہ علیہ وسلم سکھا رہے ہیں. ٹھیک ہے، آٹھویں بات، آٹھواں پوائنٹ جو اولاد کی تربیت میں ہم یاد رکھیں گے وہ یہ ہے، بچے کی تربیت میں ماں کا کردار. بچے کی تربیت میں ماں کا کردار. اب آپ کہیں گے باپ کا کردار کہاں گیا؟ باپ کا کردار آ رہا ہے، باپ کا کردار آ رہا ہے، لیکن پہلے ماں کا کیوں رکھا میں نے؟ پہلے کیوں رکھا؟ اس لیے کہ ماں اولاد کی تربیت کے لیے اصل ذمہ دار ہے. باپ بھی ہے لیکن ماں اصل ہے. آپ کہیں گے وہ کیسے؟ ابو داؤد کی روایت، ایک شخص آ کر کہتا ہے اللہ کے رسول صلی اللہ علیہ وسلم، میرے ماں باپ میں سے میری خدمت کا پہلا حقدار کون ہے؟ کہا ماں. دوسرا حقدار کون ہے؟ تو کہا ماں. کہا تیسرا حقدار کون ہے تھرڈ لیول پر؟ تو کہا ماں. کہا چوتھا حقدار کون ہے؟ تو کہا تیرا باپ، تمہارے والد. والد کا رینکنگ کیا آئی؟ فورتھ. اگر اس اعتبار سے دیکھا جائے تو گولڈ میڈل گوز ٹو فادر. گولڈ میڈل گیا باپ کو، جو معاف کرنا ماں کو. سلور میڈل گیا ماں کو. براؤنز میڈل گیا ماں کو، اور باپ کو صرف پارٹیسپیشن پرائز ملا. صرف فورتھ لیول پر آتا ہے وہ. جب اسلام ماں کو یہ درجہ دے رہا ہے تو کچھ وجہ ہوں گی نا اس کے پیچھے. اگر آپ کو ایک پوزیشن اور پوسٹ دی جاتی سماج میں تو کیا آپ ناکارا نا اہل کام نہ کرنے کی وجہ سے دی جاتی ہے یا کام کی وجہ سے دی جاتی ہے؟ اسلام نے عورت کو ماں کا جو مقام دیا ہے وہ اس لیے اتنا اونچا ہے کہ اس کا مقام، اس کی اہمیت اور اس کی تربیت سب سے اول ہے، اس لیے اس کا اہم. اور اسی لیے اسلام نے عورتوں کو کام سے اور تجارت سے دور رکھا، اس لیے کہ ان کو سب سے امپورٹنٹ ورک کرنا ہے سماج کا، لڑکے اور لڑکیوں کی تربیت کرنا ہے. سمجھ رہے آپ؟ اسی لیے ان کو گھر میں رکھا، ذمہ داریاں دی کمائی کی، چونکہ اسلام جانتا ہے بہت اہم کام کرنا ہے عورتوں کو. ٹھیک ہے، تو ماں کا پہلے کردار ہے. اور یاد رکھیے ماں کا کردار اتنا اہم اور اصل ہے کہ اولاد باپ کے مقابلے میں ماں کے عقیدے پر ہوتی ہے. اولاد باپ کے مقابلے میں ماں کے عقیدے پر ہوتی ہے، یاد رکھیے. سمجھ رہے آپ بات کو؟ یہ لوگ غور سے سنیں جو دینداری کو نہیں دیکھے خوبصورتی کو ترجیح دیتے ہیں. اولاد باپ کے مقابلے میں ماں کے عقیدے پر ہوتی ہے، مطلب اولاد ماں کی بات زیادہ سنتی ہے باپ کے مقابلے میں. اگر باپ کہے کہ اس گھر میں آج اس دن یہ چیز نہیں ہوں گی، وہ قائل نہیں اس چیز کا، وہ کہہ کے چلا جائے تو وہ عورت بچوں کو بولتی بیٹا ابو آئے نا، شام میں نہیں بولنا. اور وہ سب کرتی ہے. جب شام میں ابو آتے آج کچھ ہوا تو نہیں، بچے بولتے ابو کچھ بھی نہیں ہوا آج. بی بولتی نہیں نہیں آپ نے نہیں بولی بات، میں کیسا کر سکتی کوئی چیز. بچے سپورٹ کس کو کرتے ہیں؟ ماں کو. اب ماں دیندار ہے، باپ کتنا بھی بے دین ہو تو ماں بچوں کو تربیت یافتہ کر دیں گی. سمجھ رہے آپ بات کو؟ تو ماں کا کردار اہم ہے. اور ماں کے عقیدے بچہ ہوتا ہے، اس کی پہلی دلیل، نوح علیہ الصلوۃ والسلام کا بیٹا ہے، چونکہ آپ کی بیوی ایمان نہیں لائی آپ کا بیٹا بھی ایمان نہیں لایا. اس لیے میں نے کہا بچے ماں کے عقیدے بہتر باپ کے مقابلے میں، چونکہ بچے اپنے دل کی بات جب باپ کو بھی کہنا ہوتا ہے، والد کو، تو کس سے کہلواتے ہیں؟ ممی آپ بولو، अम्मी आप बोलो, वालदा आप बोलो, अम्मी हुजूर आप बोलो, है ना, ये करते ही नहीं करते। तो बहुत अहम है माँ का किरदार। तो औरतें इस बात को गौर से सुने, आप एक बहुत अहम जिम्मेदारी के तहत माशी जिम्मेदारियों से, इकोनॉमिकल बर्डन से दूर की गई है ताकि आप तरबियत करें बच्चों की। लेकिन अफसोस की बात है, आज हमारी माएँ कहाँ वो तरबियत करी हमारी बहनें और माएँ जो तरबियत मतलूब है। आज तो तरबियत का ये मामला है कि माँ के गोद में एक हमारी बहन के गोद में एक छोटा बच्चा है और वो बैठ के तीन तीन घंटे अगर सिनेमा और टीवी देखती है तो क्या उम्मीद की जाएंगी इन बच्चों से कि ये खालिद बिन वलीद बनेंगे और ये अबू बकर और उमर और उस्मान बनेंगे। बहुत अहम किरदार है माओं का। जब माओं ने अपनी जिम्मेदारी छोड़ दी तो याद रखिए रोज़े क़यामत पूछ भी है। वह हदीस याद कीजिए, और औरत से पूछूंगी उसके शौहर के बच्चों की क्या किया उस जिम्मेदारी का, और जो जिम्मेदारी ज़ाया करे वो जन्नत की खुशबू भी नहीं सूंघेगा। तो आज हम देख रहे हैं माएँ तरबियत नहीं दे रही। दूसरा वाक़िया उम्मे सुलैम रज़ी अल्लाह अन्हा, इनके बेटे अनस बिन मालिक। अनस के ताल्लुक से आता है रज़ी अल्लाह अन्हा कि इनकी वालदा ईमान लाई थी, अबू अनस गैर मुस्लिम थे, और एक मरतबा वो घर आए तो ये तो ईमान वाली थी, अनस से कहा कहो बेटे ला इलाहा इल्लल्लाह, तो अनस ने फौरन कह दिया ला इलाहा इल्लल्लाह। तो अबू अनस ने कहा कि तुम तो बिगड़ गई हो, मेरे बेटे को भी बिगाड़ दे रही हो, और लाख मना करने के बावजूद भी अनस बराबर जो माँ कहती रही ला इलाहा इल्लल्लाह कहते रहे। तो बच्चों पर माँ का असर ज़्यादा होता है बाप के मुकाबले में। आइए तीसरा वाक़िया इस्माइल अलैहिस्सलाम का, जिनकी वालदा हाजरा अलैहिस्सलाम है, जो हाजरा अलैहिस्सलाम एक ऐसी माँ की मिसाल है जिसने अपने बेटे की ऐसी तरबियत की जिसकी ज़्यादा तफसीलात तो बिल्कुल तफसीलात ज़्यादा क्या बिल्कुल ही नहीं मिलती, सिवाय एक वाक़े में एक जुमले के जो अल्लाह रब्बुल इज़्ज़त ने अपनी किताब में दोहराया, वो जुमला बता देता है कि क्या तरबियत थी हाजरा की इस्माइल के मामले में अलैहिस्सलाम, क्या तरबियत थी। इब्राहिम अलैहिस्सलाम छोड़ कर गए उस शीरखार जो इस्माइल को और अपनी बीवी को, लेकिन उसके बाद जब एक हुक्म होता है ख्वाब के ज़रिए कि जाकर अपने बेटे को ज़ुबह कर दो, उस बेटे को लेकर निकलते हैं और कहते हैं बेटा मैंने ख्वाब देखा है इन्नी तस्बहु का फंजुर माजा तरा, उस ख्वाब में मैं देखता हूँ मैं तुझे ज़ुबह कर रहा हूँ, अब तू बता क्या करना है। तो बेटे का एक जुमला हाजरा की तरबियत का कंक्लूजन है। बेटा कहता है कि ऐ मेरे वालिद कर गुजरिए तिफल मा तुमर, कर गुजरिए जो रब की तरफ से हुक्म आपको आता है, सतजिदूनी इंशाअल्लाह मिन साबरीन, आप मुझे इंशाअल्लाह सब्र करने वालों में पाओगे। ये एक जुमला इस्माइल का उनकी माँ की तरबियत बताता क्या थी, जो ऐसी की थी हाजरा ने एक यूनिक तरबियत कि बाप आकर कहता ज़ुबह करना है और बेटा कह रहा है कर गुजरिए जो आपका रब आपको हुक्म देता है, इंशाअल्लाह मैं सब्र करने वालों में रहूँगा। तो बच्चे माँ के अकीदे पर होते हैं, माँ दीनदार थी इस्माइल भी दीनदार थे, और इस हद तक कि जो कहा बस करना है तो आप कर दीजिए कुर्बान, है ना। इसी तरह हम देखते हैं इस मरहले में एक चीज़ को ख़ास ख्याल रखें, वो ये है कि माएँ और बाप दोनों मिलकर बच्चों को लाड़ इतना ना कर दे कि बच्चे लाड़ में आम जबान में कहते सड़ ना जाए, वरना बहुत सी बार इतना लाड़ एक्स्ट्रॉर्डनरी हो जाता है कि फिर बाद में बच्चों को कंट्रोल करना नामुमकिन हो जाता है। समझ रहे आप बात को? तो ये मरहला बहुत अहम है, और एक्स्ट्राऑर्डनरी लाड़ने जिसको आम जबान में कहते हैं कि सोने का निवाला खिलाइए लेकिन कड़वी नज़र से देखिए उनको, सख्त मामला होगा सब, क्या खाना है क्या पीना है क्या देना है सब कीजिए जो करना है, लेकिन तरबियत की और बदअखलाकी की और किसी दूसरे मामले में ज़र्रा बराबर भी छूट नहीं है बच्चों को हमारे। सोने का निवाला खिलाइए लेकिन कड़वी नज़र से देखिए ताकि वो बिगड़े ना, ठीक। नौवा मरहला, नौवा जो काम करना हमें, नाइन्थ पॉइंट, वो ये है बाप की तरबियत, बाप की तरबियत कैसी होंगी, मतलब बाप का रोल तरबियत में औलाद की, बड़ा अहम है। माँ के बाद इसका चूँकि रोल आता है, बाप का रोल भी याद रखिए तरबियत में बहुत अहम है, और बाप और उस्ताद याद रखिए दोनों की जिम्मेदारी एक जैसी होती है, इसलिए मैं इसको इंशाल्लाह अज़ीज़ जो है बच्चा जब घर से बाहर कदम रखता है तो जो है तरबियत में बाप का किरदार, बाप का रोल, और उसके बाद उसके उस्ताद उसके टीचर दोनों का रोल आता है। तो बाप होने के नाते एक इंसान जो अपने बच्चे पर चेक रखे, चेक समझते हैं आप, मतलब ये कि दिन भर वो माँ के साथ था, शाम में आके आज सताए तो नहीं, आज दुआएं याद हुई, आज अरबी बराबर हुई, आज स्कूल गए थे, आज होमवर्क हुआ, आज दुआएं फलां हुई, आज ये जिक्र हुआ था कि आज पूरा चेक, पड़ोसियों को तकलीफ तो नहीं देगी, पूरा चेक किया गया वालिद। और अगर कहीं चूक हो और उसकी बीवी आकर कंप्लेन करे बच्चे की माँ, तो वालिद उसको सीरियसली ले और बच्चों की तंबी करे, डांटे और समझाए कि आइंदा ये गलती मैं नहीं सुनूंगा आपकी। जैसा एक माँ टीचर होती है तो बाप एक एग्जामिनर जैसा है कि आके वो चेक करेंगे कि क्या हुआ, सही हुआ नहीं हुआ तरबियत, वरना बहुत सी बार माँ तो अंथक कोशिश करती है, शाम में बाप आके पूरी मेहनत पानी फेर देता है कि बच्चे आके बोलते अब्बू अब्बू आज अम्मी ने ऐसा करे, और उल्टा जो है वो आदमी उसकी बीवी कहता क्यों ऐसा करे मेरे बच्चों को, बच्चे शेर बन जाते हैं फिर, उनको पता चल गया माँ की नहीं सुनना है अपने को। तो ये बात याद रखिए, बाप जो है और बाप के लिए बेहतरीन नमूना इब्राहिम अलैहिस्सलाम, बाप के लिए बेहतरीन नमूना खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, और बाप के लिए बेहतरीन नमूना कि कैसा हो जो है लुकमान अलैहिस्सलाम है। कुरान के मुख्तलिफ अबवाब उठाइए और इनकी ज़िंदगियों को देख लीजिए तो पता चलेगा बाप कैसा होना चाहिए। ठीक, इसी तरह दसवां नुकात वो ये है, बच्चे की तरबियत में स्कूल और दर्जगाह का रोल, स्कूल और दर्जगाह का रोल। अब बड़े अहम हम इशूज़ की तरफ जा रहे हैं, इसलिए कि अब घर में तरबियत हो रही है, लेकिन अब राइट काइंड ऑफ एजुकेशन अगर बाहर नहीं मिलेगा तो उसके भी बहुत ख़तरनाक नतज निकलते हैं। याद रखिए, जैसे कि जो है स्कूल और दर्जगाह का जो है रोल जो जो बच्चे की ज़िंदगी में होता है तरबियत में बड़ा अहम है। याद रखें इसलिए कि माँ बाप की तरबियत के बाद अब स्कूल अपना रोल या मदरसा जिसको कहिए स्कूल कहिए वो रोल अदा करता है। लेकिन आज हम देखते हैं हमारे पास मजहबी स्कूलों का वजूद ही नहीं है, मदरसा एक अलग चीज़ है। ऐसे स्कूल क्यों, तो हमारे कितने परसेंटेज बच्चे मदरसों में जाते बताइए आप, पूरे उम्मत के मैं समझता हूँ 3 से 4 या 5 या 10% बच्चे मदरसों में जाते हैं, बाकी बच्चे कहाँ जाते, स्कूल। आज हमारे पास इस्लामिक स्कूल का कोई तसव्वुर नहीं है, लेकिन आज ऐसे स्कूलों की इतनी सख्त कमी है। अरे स्कूल तो बहुत दूर की बात है, ऐसी दीनी दर्सगाहों की भी कमी है जो दीनी दर्सगाह हमारे बच्चों को किताब और सुन्नत के मुताबिक तालीम दे। होता है ना कुछ स्कूल चलिए अब नहीं है ऐसा स्कूल, तो हमारे बच्चे स्कूल अलग पढ़ते हैं, मदरसा जाते हैं, जाके मकतब में सीखते हैं, उन मकतबों का भी इंतज़ाम नहीं है हमारे पास। और अगर ऐसे इस्लामिक स्कूल नहीं है तो उन्हें डालिए, और अगर नहीं हो सकता तो अपने बच्चे को बहुत तय करके ऐसे सेकुलर स्कूल्स में डालिए जहाँ मज़हब की कोई छाप ना हो, वरना पता नहीं वो कौन कौन से मज़हब के बचपन से खायल हो जाएंगे। याद रखिए बच्चे बड़े असर लेते हैं चीज़ों का। तमाम तर वसाइल होने के बावजूद भी हमने आज जो है स्कूलों में जो है वो नज़्म इस्लामिक स्टडीज़ का नहीं लाया, या ऐसे मकतब और मदारिस नहीं कायम करे जो खालिस किताब व सुन्नत की तालीम दें। इसी तरह आज हम देखते हैं जो कुछ थोड़े बहुत पेरेंट्स हैं जो ध्यान देते हैं वो सिर्फ दुनियावी एजुकेशन पर देते हैं, दीनी एजुकेशन गायब है उनके पास, सिर्फ दुनियावी एजुकेशन। दीनी तालीम को भी अहमियत दीजिए, उसके लिए नज़्म कायम कीजिए, उसके लिए सिस्टम बनाइए। याद रखिए जितना पैसा स्कूल में डालते हैं मैं समझता हूँ उससे ज़्यादा पैसा आपने दीनी तालीम में डालना चाहिए, इसलिए कि अगर ये बच्चा मर जाएगा तो आखिरत में जो चीज़ काम आएंगी वो यही तालीम है। इसके लिए हम जो है कोशिश करें और इसके लिए हम तमाम जिम्मेदार हैं। 11वां पॉइंट वो ये है, और इंशाल्लाह कुछ और पॉइंट्स की बात ख़त्म करूँगा, वो ये है कि बच्चे की तरबियत में अब दोस्त और अहबाब की, अहबाब मतलब उसके अब दोस्त और फ्रेंड सर्कल का बड़ा इंपॉर्टेंस होता है। अब ये था मरहला पैदाइश, घर की तरबियत वो सब हुआ, स्कूल की तरबियत हो गया, अब आया मामला दोस्तों का। एक बच्चे को लाख अच्छी तरबियत देने के बाद भी एक गलत दोस्त पूरी ज़िंदगी की आपकी मेहनत पे पानी फेर सकता है। लिहाजा हमारे बच्चों के कौन दोस्त और कौन सहेलियाँ हो ना हो इसको तय वालिदैन करेंगे, हम करेंगे। बेटा आज किसके साथ है, अम्मी आज हम अब्दुल्ला के साथ है। बड़े अब्दुल्ला कौन है, अब्दुल्ला फ़लाँ अंकल के बच्चे, अच्छा वो अंकल कौन है, निकालिए डिटेल्स, कहीं ऐसा तो नहीं हमारा बच्चा हराम खोर लोगों के साथ या ऐसे लोग जो हराम खोरी करते हैं उनके साथ या लोगों पर और इंसानियत पर जुल्म करते हैं उनके साथ रहे, वरना वो बिगड़ जाएंगा फिर। तो वालिदैन तय करेंगे बच्चे किसके साथ रहेंगे, इसलिए कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हदीस है जो अल ईमान में अल्लामा इब्न तैमिया लेकर जिन्होंने इस हदीस को लाया है, जो कि नासिर अल्बानी रहमतुल्लाह ने इसको हसन दर्जा दिया, आपने फरमाया कि अल्लाह के रसूल ने आदमी अपने दोस्त के दीन पर होता है, लिहाजा तुम में से किसी को भी इस चीज़ का ख्याल रखना चाहिए कि इससे दोस्ती करता है। आदमी अपने दोस्त के दीन पर होता है, लिहाजा तुम में से हर शख्स को ख्याल रखना चाहिए वो किससे दोस्ती करता है। और अरबी का एक मखौला है, कौल है कि तुम ये ना पूछो कि वो कैसा है, तुम ये देखो कि उसके दोस्त कैसे हैं। मतलब किसी के बारे में मालूमात लेना है तो पूछने की ज़रूरत नहीं है, उसका फ्रेंड सर्कल देख लिए आपको पता चल जाएगा कि वो कौन है, समझ रहे आप। तो बच्चों के दोस्त और सहेलियाँ बगैर वालदैन के सिलेक्शन के ना हो ये बात तय हो। 12वीं चीज़ वो ये है कि बच्चों की तरबियत में खेल कूद का नज़्म। बहुत सी बार वालदैन बच्चों को खेल कूद करने नहीं देते हैं, और एक गलती जो वालदैन से होती है मालूम वो क्या है, ये गलती को आप अगर सुधारेंगे इंशाल्लाह बहुत ज़्यादा फ़ायदा होगा। वो क्या होता है, बच्चा जाकर समझिए टेबल पे हाथ लगा रहा है, ये मत करो, गिलास उठा रहा है कांच का ये मत उठाओ, गाड़ी पे बैठ रहा है चाबी ले रहा है ये मत लो, खाना खा रहा है तो ऐसा मत करो, वहाँ मत जाओ, यहाँ मत आओ। हम क्या करते मालूम, सिर्फ क्या मत करो, क्या मत करो, नहीं नहीं नहीं नहीं नहीं बोलते हैं। वो दिल में सोचता है दुनिया में लायक है कुछ, हर चीज़ नहीं और नहीं और नहीं और नहीं थी करने की, तो समझ रहे आप, हर चीज़ को आप बोलते हैं गाड़ी की चाबी को हाथ मत लगाओ। फ़ौरन आपको बोलना पड़ेगा बेटा गाड़ी की चाबी को हाथ मत लगाओ, आपको दूसरी की ला के देंगे उससे खेला करो, क्योंकि उसको चाहिए वो चीज़। कांचे गिलास को हाथ मत लगाओ, आप स्टील के गिलास से क्यों नहीं पानी पीते और खेलते हो? वहां मत जाओ, इसके बदले बेटा आप यहां जाओ ना, उधर खतरा है। ये मत खाओ इसलिए कि इस्लाम में मना है बेटा, वो क्यों नहीं खाते? फौरन अल्टरनेट दीजिए उसको, ये नहीं तो क्या, ये नहीं तो क्या। ये सुन्नत रसूल है कि अल्लाह के रसूल जब सहाबा किसी अमल से रोकते फौरन अल्टरनेट सोल्यूशन देते। जैसे कि आप सल्लल्लाहु अलैहि वसल्लम फरमाए, एक बार देखा हजरत बिलाल रजी अल्लाह अन्हु दो नाखिस खजूरें, रद्दी खजूरें लेकर गए और एक अच्छी लाए। आपने कहा बिलाल ये कैसे हुआ? तो कहा मैंने दो रद्दी खजूरें एक शख्स को दी और उसके बदले में एक अच्छा ले लिया। आपने कहा ऐसा मत करो, इसमें सूद है, तुम दो रद्दी खजूरें पहले बेचो और बेचने के बाद फिर एक टोकरी अच्छी खजूर लो। तो पहले आपने कहा ये गलत है और फौरन सोल्यूशन दिया क्या करना है। तो बच्चों को वालदेन से गलती क्या होती है, ये मत करो मत करो मत करो मत करो मत करो बोलते हैं। फौरन आप बोले ये मत करो और ये करो, ये मत करो बेटा ये करो, ये मत करो ये करो, चूंकि उनको करना है एक्टिविटी कुछ ना कुछ, फितरत है ना बच्चों की। तो बच्चों की तरबियत में खेलकूद बड़ा इंपॉर्टेंट रोल रखते हैं। हमारे पास पेरेंट्स इस पर ध्यान नहीं देते वालदेन, खेलकूद का कोई नज़्म, जिससे उनकी जो एक्स्ट्रा एनर्जी होती है जो बर्न नहीं होती ना, तो फिर वो क्या करते मालूम आपको, कहीं भी यूज़ करते हैं। बहुत से बार बच्चों को वालदेन कमरे में बंद रखते हैं, गद्दे फाड़ देते हैं, दीवारों को रंग देते हैं, फिर वालदेन परेशान होते हैं ऐसे बच्चे कैसे होते जा रहे हैं। आप उनको खेलने लगा रहे, उनके उस जोश और तवानाई को ख़त्म कीजिए। डेली जो डेवलप होती है, चलिए आज खेलना है, आज गार्डनिंग करेंगे बेटा अपना, आज संडे चलो आज खोदना है, प्लांटेशन करना है अपने को, आज यहाँ जाना है, आज मदद करना है, सोशल सर्विस का काम है अपना, छोटा भी है तो साथ ले जाइए उसको, बच्चे सीखते हैं। आपका बिजनेस है, आप कोई चीज़ जमा रहे, चलो बेटा आज जमाने के लिए मेरे साथ रहोगे, उसकी उस एक्स्ट्रा एनर्जी को यूज़ कीजिए, उसको राइट काइंड ऑफ गेम्स में डालिए, ऐसे खेल जो उसके जिस्म को नशर नुमा देते हैं, वो फालतू किस्म के गेम नहीं जिसके अंदर उसका दिन और ज़िंदगी बर्बाद हो रही है। अच्छे खेल याद रखिए, अच्छी चीज़ें याद रखें जो ज़रूरी है एक इंसान के लिए, उन खेलों की तरफ, उन चीज़ों की तरफ जो मुतवज्जे करें और उनको राइट काइंड ऑफ स्पोर्ट्स के अंदर डालें और जिससे उनके जिस्म की तवानाई ताकत खूब डेवलप हो। इसी तरह जो है 13 पॉइंट वो ये है कि बच्चों के दरमियान इनामी मुकाबले रखिए। इनामी मुकाबले समझते आप, कंपटीशन रखिए कि चलो आज दोनों खिरत करोगे आप उस पर इनाम मिलेंगे, आज दोनों कुरान कौन ज़्यादा पढ़ता है उस पर इनाम मिलेगा, आज सीरत तो ये पर एक कंपटीशन है आप एग्जाम दो फला मिलेगा, आज ये करोगे तो ये मिलेगा, ये पढ़ोगे तो ये दिया जाएगा, शाम तक ये दुआ करोगे तो आज एक कैडबरी आपके लिए तय है शाम में, कौन पढ़ेगा सबसे पहले। अगर आप इस साल ऐसे कामयाब होते हो, इतने पारे हिफ्ज़ करते हो, तो एक गाड़ी आपको आज देने वाले इस महीने, इस साल हम। उनके अंदर मुकाबले रखिए, इससे जोश और जज्बा बढ़ता है और बच्चे बहुत ज़्यादा वो काम कर पाते हैं जो काम वैसे वो नहीं कर पाते हैं। इसी तरह 14 पॉइंट वो ये है कि बच्चे की तरबियत में ईमानियात का अहतमाम कीजिए, याद रखिए। जैसे कि इस्लामियात और अस्कार का अहतमाम, हराम कामों से रोककर हलाल चीज़ों को बताइए, उनके अखलाक डेवलप कीजिए, आदाब उनके अच्छे कीजिए, नमाज को ले जाइए 7 साल के हो जाए तो और 10 साल के और ना जाए तो उनको सज़ा दीजिए कि नमाज को चले, कुरान की तिलावत उन्हें सिखाइए, लिबास का शऊर दीजिए कि कौन सा लिबास सही है कौन सा गलत, तालीम दीजिए, बहादुरी सिखाइए ताकि हमारे बच्चे जो है बुजदिल ना बन जाए, कि लोगों की मदद करना, आगे बढ़ के किसी को काम को करना, ये तमाम चीज़ें उन्हें सिखाइए। ठीक है, 15वां पॉइंट वो ये है कि जो है तरबियत का जो है एक नाजुक मरहला, और इसके बाद इंशाल्लाह आखिरी पॉइंट है, नाजुक मरहला वो क्या है मालूम आपको, जब बच्चे अब हमारे कॉलेज जाने लग जाते हैं, ये बहुत नाजुक मरहला होता है। अब ये क्या हो गया है कि स्कूल की तालीम से निकल गए और अब ये समाज के अंदर चले जाते हैं, क्योंकि कॉलेज में वैसी तालीम नहीं होती जो स्कूल में होती है, जहाँ कैरटेक किया जाता है, कॉलेज में जो करना चाहे करे, जो अच्छा है वो अच्छा कर लेता है, जो बुरे है वो बुरे काम करते हैं ना। तो अब कॉलेज का मरहला बड़ा नाजुक होता है, इस मामले में बाप और माँ बच्चे के दोस्त बन जाए। अली बिन अबी तालिब रज़ी अल्लाह अन्हु फरमाते थे, बच्चे जब 7 साल तक होते हैं तो हम उनसे खेलते हैं, फिर 7 साल हम उन्हें तरबियत देते हैं और 7 साल हम उनके दोस्त बन जाते हैं। ऐसे कितने वालिदैन हैं जो अपने बच्चों से बात करते हैं, वो तो छोड़िए, ऐसे कितने वालिदैन हैं, वालदा तो भी होती है, ऐसे कितने वालिद हैं जिनको ये पता है कि मेरे 4 बच्चे कौन कौन सी क्लास में, बड़ा कुछ तो भी पढ़ता, छोटा कुछ तो भी करता, मंझला कुछ तो भी करता, उसका नहीं मालूम क्या करता, मतलब उनको मालूम नहीं कौन सी क्लास में, वो उनकी अम्मा देखती, मैं ज़्यादा उस पर टेंशन ले लेता, उनकी माँ का काम है। आखिरी बार बेटे से कब बात की थी अपने, नहीं मेरी बेटी से जमती नहीं, मैं घुरता, मैं उसको घुरता बस। और इंडियन फादर का एक अजीब मसला है, इंडियन फादर एक एंग्री यंग मैन रहता हमेशा, एकदम गुस्सीला नौजवान, मतलब हाल ये है कि बाप घर में आ रहा तो बच्चे घर से बाहर भाग जा रहे, अम्मी बोलती अब्बा आ गए तो बच्चे पूरे बाहर, कोई बेडरूम में, कोई छत पर, कोई इधर की, तो बाप आ गया। होना तो ये चाहिए था कि बाप आने के बाद ऐलान हो कि बाप आ गया तो बच्चे बाप की तरफ आई, बाप से दूर भागते हैं, क्योंकि हमारा जो बाप होता है एंग्री यंग मैन, पूरे घर बॉस का गुस्सा, सड़क का गुस्सा, ट्रैफिक का गुस्सा, गाड़ी के खराब होने का गुस्सा बीवी और बच्चों पे निकालता है। अब जब वो रिलेशन डेवलप नहीं होंगे तो कॉलेज में जब बच्चे जाते हैं तो उनमें जज्बात छलकते हैं, उन जज्बात को किससे वो शेयर करे, پھر جب آپ ان کے دوست نہیں ہوتے ہیں تو وہ غلط دوست اور صحبت میں پڑ جاتے ہیں. تو ماں دوست بن جائے ان کی, باپ دوست بن جائے کہ بھائی کیا چل رہا ہے کالج میں, اب سب ٹھیک تو چل رہا ہے نا, کوئی مسئلے مسائل ہو تو ہم سے ڈسکس کیا کرو یار. دوست بن جائیے ان کے, تب ہم دیکھیں گے یہ تمام جو غلطیاں ان سے ہو رہی نوجوان سے بچ جائیں گے, کیونکہ ان کا فادر گائڈ کر رہا ہے ان کو, دنیا دیکھ چکا ہے ان کا باپ پوری, ان کی ماں دنیا دیکھ چکی ہے, وہ گائڈ کر رہی ہیں. یہ بڑی اہم چیز ہے, اور یاد رکھیے ان کو جو ہے اس بات کو سمجھائیں, اور خاص طور سے اس بات کا دھیان دیں کہ جب آپ کے بچے کالج میں جائیں ان کو محبت کی حقیقت کیا شرعی اعتبار سے ضرور سکھائیے آپ, ورنہ عیش مزاجیوں کے چکر میں بچے اپنی زندگیاں برباد کرتے ہیں. محبت کی کیا حقیقت ہے شریعت کے مطابق, یہ بڑی اہم چیز ہے. کہ تو محبت ایک ایسا جذبہ انسانی نفس میں جو راسخ وہ نکل نہیں سکتا ہے, شریعت اس کو کنٹرول کرتی ہے صرف. وہ بتائیے بیٹا کیا جائز اور کیا ناجائز ہے, کیا کرنا اور کیا نہیں کرنا ہے, اور فاسد محبت سے آپ کو اپنے آپ کو بچانا ہے ان کالجز میں اور اس چیز میں جا کے اس کی تربیت انہیں دیجئے. اور سولہواں اور آخری پوائنٹ جو ان کی تربیت کے اندر بڑا اہم رول ادا کرتا ہے وہ یہ ہے, اب کالج جا رہے ہیں, بڑے ہو چکے ہیں, بالغ ہو چکے ہیں, جتنے جلدی ہو سکے ان کا نکاح کر دیجئے, جتنے جلدی ہو سکے نکاح کر دیجئے. نکاح کرنے کے لیے وہاں پر 100 بہانے, نہیں نہیں ابھی وہ پڑھ رہے ہیں, تو پڑھ رہے تو کون خرچہ برداشت کر رہا ہے ان کا, آپ ہی کر رہے ہیں نا. لڑکی پڑھ رہی ہے تو کون خرچہ برداشت کر رہا ہے اس کی شادی ہونے تک, آپ ہی کر رہے ہیں نا. تو شادی کرنے میں کیا جاتا ہے, شادی ہونے سے ایک بوجھ آ جائیں گا, وہ اچھے محنت کریں گا. یاد رکھیے نکاح نہیں ہونے سے جو برائیاں پھیلتی ہیں نا تو وہ کنٹرول نہیں کی جا سکتی, چونکہ انسانی فطرت ہے کچھ چیزیں, اور فطرت تو ختم نہیں کیا جا سکتا. تو جتنے جلدی ہو سکے نکاح کر دیں, باپ اس اللہ رب العزت اس باپ پر رحم کرے جو اپنے بچے کا نکاح صرف یہ سوچ کر جلدی کرتا ہے کہ میرا بچہ جو ہے کسی شر اور فتنے میں نہ پھنس جائے نکاح نہیں ہونے کی وجہ سے. یہ زمانہ جو حالات جو ہے بہت برے جا رہے ہیں, یاد رکھیے اس زمانے میں ہم دیکھ رہے ہیں لوگ اتنے قسم کے برائیوں میں جو پھنس چکے ہیں صرف اس وجہ سے کہ نکاح نہیں ہوتا ہے. تو والدین دھیان دیں اور جلد سے جلد نکاح کر دیں. اب میں نے بات نکاح سے شروع کی تھی, پھر لا کے میں نے بات نکاح پہ ختم کر دی ہے, اب پھر وہی مرحلہ نکاح, دیندار لڑکی, اور پھر وہ پوائنٹس پورے گول چلیں گئے, یہ سائیکل بن گئی پھر سے آ کر کہ نکاح آ گئے, نکاح کے بعد پھر وہی تربیت وہ سب آئیں گے, پھر نکاح کا معاملہ آئیں گا. تو نکاح کر دیں تاکہ پھر اب یہ سائیکل پھر چلیں گی ایک, اور ایک نسل کے بعد دوسری نسل دنیا میں آئیں گی جو اللہ کی عبادت کریں گی. تو لہٰذا یہ بے انتہا ضروری ہے کہ ہم اس بات کو سمجھیں, اولاد کی جو ہے صحیح تربیت کریں. ایک آخری جو ایک پوائنٹ ہے, پوائنٹ نہیں وہ ایک سوال ہے جو والدین کرتے ہیں, اس کا جواب دے کے بعد ختم کروں گا. ہم لاکھ کوشش کرنے کے بعد بھی ہمارے بچے سدھرتے نہیں, ہم نے لاکھ عربی کی, ٹیوشن کی, اسکول کیا, کالج گیا, پیسہ خرچ کیا, پھر بھی بچے نہیں سدھرتے, وجہ کیا ہے؟ اس کی بڑی ایک اہم وجہ ہے, اس وجہ کو رکھ کے اپنی بات ختم کروں گا. بڑی عام اور بڑی اہم وجہ ہے, اگر اس وجہ کو آپ نے آج ختم کر دیا, اس چیز کو آج ختم کر دیا, تو آج ہمارے گھروں کی آدھی تربیت تو ہو جائیں گی. میں اگر آپ سے کوشچن کروں کہ ایک ہاؤس ہے پانی کا, اس کے اندر صاف پانی بھرنا ہے آپ کو, اور اس ہاؤس میں ایک سوراخ میں سے گندا نالی کا پانی آتا ہے, تو کتنی دیر میں اس ہاؤس میں صاف پانی بھرا جائے گا؟ آپ کہیں گے زندگی بھر بھی نہیں بھرا جائیں گا, چونکہ صاف پانی آتا گندا پانی آتا, صاف پانی آتا گندا. عقل مند انسان وہ ہے جو پہلے گندے پانی کے راستے کو بند کرے پھر صاف پانی اس میں بھرے, ہے نہیں ہے. تو یہ بگاڑ, اخلاقی بگاڑ, سماجی بگاڑ, یہ بگاڑ, وہ بگاڑ, ان کی تربیت کا بگاڑ کیوں آ رہا ہے, اس کی وجہ کیا ہے, ریزن کیا ہے, وہ ریزن رکھ رہا ہوں آپ کے سامنے. ریزن ہے کیا ہے معلوم آپ کو؟ اور اگر آپ آج آپ نے اس ریزن کو روک دیا, اس عمل کو چھوڑ دیا, اپنے گھروں کی آدھی اصلاح ہو جائیں گی, اولاد کی آدھی برائیاں, آدھے زیادہ برائیاں ختم ہو جائیں گی, اور وہ تربیت کا یا وہ چیز ہے جس کے لیے صرف آپ کو کیا چاہیے معلوم, ہمت چاہیے, تھوڑی سی ہمت. مردوں کو کہہ رہا ہوں, عورتوں کو تو ہمت کی بھی ضرورت نہیں ہے, عورت آج بن کر سکتی ہے, مردوں کو ہمت لگتی ہے تھوڑی سی. کیوں, کیا ہوتا ہے جب میں بتاؤں گا تو آپ کو سمجھ میں آئے گا. صرف آپ کو جا کر اپنے کیبل چینل کو بند کر دینا ہے, آدھی اصلاح اور آدھی بگاڑ آج ختم ہو جاتا ہے, ابھی آج رات سے ختم ہو جائیں گے انشاءاللہ. آپ لاکھ عربی پڑھائیے, لاکھ ٹیوشن لگائیے, لاکھ روپیہ خرچ کیجئے, لیکن ٹی وی پہ گھنٹوں بیٹھ کے جب برائی دیکھیں گے تو کیا آپ سمجھتے ہیں کیا وہ اچھائی کریں گے؟ پھر آج ہو جائیں گے. میں نے مردوں سے کیوں کہا کہ مردوں کی ہمت لگتی ہے, اس لیے کہ بہت سے مرد جوش میں آ جاتا ہے, آج بند کر دیتا ہوں, پھر جا کے بولتا بیگم بند کر دوں کیا, بیگم بولتی ہے تم رہیں گے یا ٹی وی رہیں گی, کیا کرنا ہے, تو بولتا اچھا ٹھیک ہے رہنے دو, ٹی وی رہنے دو, ٹھیک میں جا رہا ہوں. ہوتا ہے نا, ہوتا ہے, یہ مجھے پتا ہے, بغیر بیوی سے پوچھے کہ نہیں بند کر سکتے آپ, اس لیے میں نے کہا آپ کو ہمت لگے گی. عورتوں کو کیا کرنا ہے معلوم, صرف جا کے بولنا ہے آج سے ٹی وی نہیں چلیں گی. اگر اس کا شوہر بولا کیوں, اگر تم ٹی وی دیکھتے روم میں نہیں آنا, تو بولتا اچھا نہیں ٹھیک ہے ٹھیک ہے ٹھیک, ٹی وی بند بند, میں لے آ کے پھینک دیتا اس کو باہر, روم میں آنا بند مت کرو, لیکن ہے نا. تو عورتیں آج کر سکتی ہے اصلاح, لیکن کیا ہے ہم لوگ, یہ تو سنتے ہزار لیکچرز, ہزار بیانات سب ہوتے ہیں, پریکٹیکل عمل کرنا ہم سے نہیں ہوتا ہے, تو پھر پچھتاوا تو और एक साल बाद एक लेक्चर होगा, 6 महीने बाद यही तरबियत पे, फिर और ये होगा, फिर और 10 साल बाद भी ये होगा, कुछ नहीं होगा। अकदामात, फौरन स्टेप्स लीजिए। सबसे पहले टीवी बंद कीजिए, या फिर टीवी वैसे वो डब्बा हराम नहीं है, उस पर जो आता हराम हलाल है, सिर्फ वो चीज़ें दिखाए वो जो इस्लामिक हो, केबल के जरिए नहीं बल्कि अलग से कोई सोर्स के जरिए, डीवीडी है और कि सिर्फ उस पर इस्लामियात, डॉक्यूमेंट्रीज या एजुकेशनल प्रोग्राम्स चले। वरना ये 10 साल और 50 साल भी इस्लाह माशरा की कोशिशें कीजिए औलाद की तरबियत के, नहीं हो सकती। यहाँ बोलेंगे बेटे गाली नहीं देना, वहाँ टीवी पे गाली सुन रहा, बेटे ये जो है ना ये ऐसी चीज़ें करना, लड़कियों को छेड़ना बुरा है, वहाँ लड़कियों को छेड़ते हुए देखता है, बेटे फलां काम बुरा है और वहाँ वो सब होता है, बेटे कपड़े पूरे पहनो ऐसा बेहाई है, वहाँ बेहाइयों को देखता है, बेहाई औरतों और मर्दों को देखता है। तो बहरहाल इसको रोके बगैर जो है हल नहीं याद रखी, तो लिहाजा ये एक सलूशन था जो लोग बार बार सवाल करते कि हमारे बच्चों की इस्लाह क्यों नहीं हो पाती, हालांकि हम सब कोशिश कर रहे हैं, आपने बुराई के दरवाजे बंद नहीं किए तो अच्छाई कैसे दाखिल होंगी फिर, ठीक है। तो लिहाजा टीवी को बंद कीजिए इंशाअल्लाह अज़ीज़, फिर तरबियत में आसानी होगी, वक्त भी आपको मिलेगा बहुत सारा, और फिर अच्छे से जो जिम्मेदारी अल्लाह ने देकर हमें भेजा है औलाद की परवरिश और उसकी तरबियत, ताकि यह आखिरत में हमारे नजात का जरिया बने, यह हमें हमारे मरने के बाद सवाब जारिया का जरिया बने, ये इसको हम सक्सेसफुली इस मिशन को हम जो है कम्प्लीट कर पाए। आखिर में अपनी बात को मैं खत्म करूंगा, अल्लाह रब्बुल इज्जत से दुआ है कि अल्लाह सुब्हान तआला जो कुछ कहा सुना गया उस पर अमल की तौफीक अता फरमाए, हम तमाम के लिए अपनी औलाद तरबियत में आसानी अता जो करें, हम तमाम में जो सिफत और खसलत अल्लाह चाहता है वो सिफत और खसलत पैदा करना हमारे लिए आसान करें, जब तक हमें जिंदा रखे, इस्लाम और ईमान पर जिंदा रखे, खात्मा हमारा ईमान पर हो। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन, सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून, व सलामुन अल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। माशाल्लाह, हमने एक दिलचस्प बयान समाप्त फरमाया है, और अब उससे भी दिलचस्प सेशन शुरू होने जा रहा है, वो सवाल व जवाब का दौर है। सवाल व जवाब का ये सेशन शुरू हो उससे पहले मैं कुछ पॉइंट आपके सामने रखना चाहता हूँ। सवाल करने वाला या वाली अपना नाम और पेशा बताए, और जो भी सवाल पूछे वो मुख्तसर और उनवान के मुताबिक होना चाहिए, और एक बार एक ही सवाल किया जाए, खुसूसन जो माइक से सवाल किए जाएंगे। हमारे पास जेंट्स में 2 माइक्स है, और लेडीज़ के सवाल चीट्स में लिए जाएंगे इंशाल्लाह। तो जिनको भी सवाल करने हैं इस उनवान के मुताबिक माइक नंबर 1 और माइक नंबर 2 पे आ जाए, और जो ख्वातीन के सवाल करने हैं वो चीट में लिखकर हमारे वॉलंटियर को दे दे। जज़ाकअल्लाह। ठीक है, तो कोई भी सवाल पूछना चाहते हो इस उनवान के मुताबिक, पहले अपना नाम और पेशा बताए, और फिर मुख्तसर सवाल पूछे फैज भाई को। माइक नंबर 1 से कोई हो तो सवाल करें। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। शेख मेरा नाम एजाज है और मैं एक स्टूडेंट हूँ। शेख मेरा सवाल है कि एक बेटा जो अपने वालिदैन की हर बात को मानता है, यानी अपने वालिदैन का फरमा बरदार है, और उसके वालिदैन ने उस बेटे के लिए एक लड़की पसंद की शादी के लिए, और उस लड़के को वो लड़की पसंद नहीं और वो किसी और को पसंद करता है, तो क्या वो लड़का अपनी पसंद की शादी करके वालिदैन का फरमा बरदार होगा? बिस्मिल्लाह रहमान रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलातु वस्सलाम अला खातम नबीयिन वल मुरसलीन, रब्बि शरह ली सदरी व यस्सिर ली अमरी व हलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। बहल भाई ने एक सवाल किया कि एक वालिदैन मतलब वालिद है जिसने एक बच्चे के लिए कोई लड़की पसंद की, लेकिन उस लड़के को वो लड़की पसंद नहीं है, उसे कोई दूसरी लड़की से निकाह करना है, तो क्या वो दूसरी लड़की से निकाह करके वालिदैन का फरमाबरदार बनेगा? तो देखिए, सबसे पहली चीज़ तो ये कि निकाह के अंदर 4 शराइत हैं, 4 कंडीशंस होते हैं। एक तो मेहर तय हो, ठीक है, 2 गवाह हो, ठीक है, वली राज़ी हो, और इजाब और कबूल हो, मतलब लड़के को लड़की पसंद हो, लड़की को लड़का पसंद हो। तो लिहाजा अगर लड़के को लड़की पसंद नहीं है तो ये निकाह हो नहीं सकता है, ठीक। तो वो लड़का इंतज़ार करे, चूँकि वालदेन की नाफरमानी भी उसे नहीं करना है, अपने वालिद को नाफरमान मतलब उनकी नाराज़गी भी नहीं लेना है, और जाहिर सी बात है किसी ऐसी लड़की से निकाह करके जिसे वो पसंद नहीं करता है वो साथ रह भी नहीं सकता है। तो लिहाजा इस मसले में वो इंतज़ार करे और अपने वालिद को मनाए, ज़िद करके उनके ख़िलाफ़ जाकर निकाह करना बहरहाल ये दुरुस्त और पसंदीदा नहीं है, इसलिए कि एक रिश्ते के लिए एक ऐसा रिश्ता खो देना जिसकी खिदमत करके इंसान जन्नत में जा सकता है ना। हदीस के अल्फाज वाज़े हैं कि लानत है, ख़राबी है, बर्बादी, हलाकत है उस शख्स के लिए जिसको बुढ़ापे की हालत में दोनों में से कोई, वालिदैन में से दोनों या दोनों में से कोई एक मिले और उनकी खिदमत करके मगफरत ना करा सके। और जाहिर सी बात है जब वो नाराज़ हो जाएंगे आपसे तो आपसे दूर हो जाएंगे या आपको दूर कर देंगे तो खिदमत का मौका चला जाएगा। तो मैं ये कहूँगा लड़का इंतज़ार करे, انتظار کر کے اپنے والد کو منائیں، اور ظاہر سی بات ہے والدین اپنے بچوں کی نہیں مانیں گے تو کس کی مانیں گے؟ لیکن یہ بات دین کی بنیاد پر ہو، یہ نہیں کہ آپ کسی دنیا کی بنیاد پر یہ کر رہے ہو کہ جو والد نے چنی وہ اتنی دیندار نہیں ہے، آپ کو جو پسند ہے وہ زیادہ دیندار ہے، ایسا کچھ ہو سکتا ہے. تو بہرحال بیٹھ کر بات کریں اور اس کا حل نکالیں. لیکن یہ میں قطعاً نہیں کہوں گا کہ چونکہ لڑکے کو ولی کی ضرورت نہیں وہ نکاح کر لے، بلکہ نکاح کرنے سے وہ ایک بہت بڑا رشتہ کھو دیتا ہے اپنے ہاتھ سے اور بہت زیادہ مشکلات اپنے نفس پہ لے لیتا ہے. تو لہٰذا وہ منائے اور انتظار کرے اس کے لیے. جی اگر کوئی مائک نمبر 2 پہ کوئی سوال کرنے والا ہو تو، اور اگر نہیں ہے تو پھر میں چیٹ میں سے سوال لے رہا ہوں خواتین کے شعبے سے. ہمارے شہر میں عالمہ کورس نہیں ہے اور ہمیں ہماری بیٹی کو عالمہ بنانا ہے، کیا ہم اسے دوسرے شہر میں بورڈنگ اسکول میں بھیج سکتے ہیں؟ بیٹی 8 سال کی عمر سے اوپر ہو تو. بہرحال کسی نے جو ہے اس تعلق سے سوال کیا کہ تربیت کا جو معاملہ ہے اور بچوں کو جو دینی علم کا معاملہ ہے، تو ان کی بچی ہے جس کو وہ دینی علم سکھانا چاہتے ہیں، اور یہ جو ہے کہ اہم چیز ہے یاد رکھیں. اس لیے کہ اگر عورتیں علم حاصل نہیں کریں گی، عالمہ نہ ہوں گی، تو پھر بہت سارے مخصوص ان کے مسائل ہوتے ہیں جس کے اندر ضرورت ہے کہ عورتیں ہی بات کریں، وہ نہیں ہو پائیں گے. تو کیا بچی کو چونکہ یہاں کوئی مدرسہ نہیں ہے تو کیا دوسری جگہ بھیجا جا سکتا ہے؟ تو شرعی ضرورتوں کے تحت علماء نے کچھ حد تک اس کا جواز دیا ہے. عمومی شکل میں تو عورت سفر نہیں کر سکتی بغیر محرم کے، لیکن شرعی ضرورتوں کے تحت جہاں مجبوریاں ہوں. اس لیے کہ اگر مکمل طور سے نہیں بھیجا جائیں گا تو ظاہر سی بات ہے کہ جو ہے ایک شعبہ پورا خواتین کا علم سے محروم رہ جائیں گا. ٹھیک ہے، تو یہ مجبوریاں ہیں. لیکن اس سے پہلے میں اپیل کروں گا یہاں کے لوگوں سے کہ جو نہ الحمدللہ دنیا کے وسائل میں کمزور ہے، نہ معاشی فائنینشیل اکنامیکلی کوئی مسائل میں کمزور ہے کہ یہاں ایسی حالت ہے کہ مدرسہ چل نہیں سکتا، آپ کو چندہ کہیں سے جمع کر کے لانا ہے، الحمدللہ میں سمجھتا ہوں ایسی حالت بھی نہیں ہے، تو کیوں نہ ہو کہ لوکلی لوگ ایسی کوشش کرے. اس لیے کہ جتنے بہتر انداز سے وہ بچیاں آ کر آپ کے اس ماحول میں جو گجراتی ماحول ہے اس کے اندر سیکھ پائیں گی اور اپنے گھر رہتے ہوئے سیکھ پائیں گی، اتنا وہ اس ہاسٹل میں رہ کر نہیں کر سکتی. لیکن بہرحال وہ مجبوری کی شکل اور صورت ہے، اور علماء نے اس کا جواز دیا کہ مجبوراً چونکہ مکمل دین کا علم اگر حاصل نہیں کریں گے عورتیں اور ایک شعبہ عالمہ کا ختم ہو جائیں گا تو اس کا نقصان ہے، تو لہٰذا وہ ایک مجبوری کی شکل ہے. پھر اس بچی کو آپ ایک صحیح کتاب و سنت کی جہاں تعلیم دی جاتی ہے ایسے مدرسے کا پہلے انتخاب کرے، اور پھر وہاں جو ہے اس کو بہرحال ان شاء اللہ عزیز آپ ڈال سکتے ہیں. ٹھیک ہے، مائک نمبر 1 سے کوئی سوال کرنا چاہتا ہے تو کرے، اپنا نام اور پیشہ ضرور بتائے. السلام علیکم، میرا نام بلال ہے اور میں ایک طالب علم ہوں. میرا سوال یہ ہے کہ جیسے آپ نے اپنی تقریر کے اندر کہا کہ اگر ایک بچہ بگڑتا ہے تو اس کا کریڈٹ اس کے اسباب مطلب اس کے والدین ہوتے ہیں، تو ایسا ہوتا ہے کہ ایک والدین جس کے 4 یا 5 بچے ہوتے ہیں سب بگڑے ہوئے نہیں ہوتے ہیں، 2 اچھے ہیں یا 2 برے یا 3 اچھے ہیں 1 برے ہیں، تو جو 1 برا ہے اس کا مطلب اس کا ذمہ کس پہ نہیں، اس کا جو بھگتان ہے وہ کس پہ ہوگا جو 1 بگڑا ہوا ہے؟ بھائی نے ایک سوال کیا کہ والدین جو ہے بچوں کی تربیت کرتے ہیں اور اگر بچے 2, 4, 5 ہو جس میں سے کچھ بچے بگڑ جائے کچھ اچھے ہو، تو وہ بچہ جو 1 بگڑتا ہے 2 بگڑتے ہیں اس کا جو ہے ذمہ دار کون ہوگا؟ دیکھیے، والدین اگر بچوں کی صحیح تربیت کرتے ہیں جیسا اس کا حق ہے، اور اس کے بعد اگر پورے بھی بچے بگڑ جاتے ہیں تو والدین پر کوئی اس کا وبال نہیں ہے، اس لیے کہ انہوں نے اپنا کام کیا. ٹھیک ہے، لیکن اگر والدین کی تربیت نہ کرنے کے نتیجے میں ایسا ہوتا ہے تو پھر وہ گناہگار ہوں گے، سوائے اس کے کہ وہ اللہ سے توبہ کرے اور اللہ سے سچی معافی مانگے. اس لیے کہ اولاد جو ہے ایک نعمت ہے اور ایک ذمہ داری ہے یاد رکھیں. تو لہٰذا اگر والدین نے اپنی کوشش کی اس کے بعد ہی بچہ بگڑتا ہے، وہ اس کا اپنا مسئلہ ہے، لیکن اگر والدین کی کوشش نہ کرنے کی وجہ سے، اصلاح نہ کرنے کی وجہ سے، تربیت نہ کرنے کی وجہ سے، صحیح پرورش اور عادت اخلاق آداب نہ سکھانے کی وجہ سے ہوتا ہے، تو پھر ان پر وبال ہے، سوائے اس کے کہ پھر وہ اس کی اصلاح کرے، بچے سے کہے کہ ہم آپ کی تربیت نہیں کر پائے چھوٹے تھے. لیکن ہرگز اس کا مطلب یہ نہیں کہ اب آپ نہ سمجھو، اس کو سمجھایا جائے. بچوں سے میں یہ کہوں گا کہ بہت سارے بچے کیا کرتے ہیں، ہمارے والدین نے ہماری تربیت نہیں کی نہیں تو آج ہم ایسے ہوتے تھے. ٹھیک ہے، ان سے جو ہوا وہ ان کا مسئلہ ہے، لیکن آپ کو بھی جب آپ بالغ ہو گئے تو آپ سے اپنی پوچھ ہے. ٹھیک ہے، تو لہٰذا بچے بھی اس بات پر دھیان دیں کہ ہم بھی جو ہے کوشش کریں گے، اگر والدین نے نہ بھی کی ہو تو ہم خود اپنی تربیت کریں کہ ہم اچھے رہیں، اور اگر والدین کی نہ تربیت کرنے کی وجہ سے ہوں گا تو وہ گناہ گار والدین ہوں گے، سوائے اس کے کہ وہ اللہ رب العزت سے توبہ کرے اس معاملے میں. بچہ مطلب تربیت یافتہ نہیں بن سکتا ہے، یہ بات ممکن ہے؟ میں نے کہا یہ بات کیا ممکن ہے کہ والدین کی تربیت کے بعد ہی بچے بگڑ سکتے؟ بالکل ممکن ہے. نوح علیہ الصلاۃ والسلام نے کیا تربیت نہیں کی ہوں گی 950 سال جس نبی نے پوری قوم کو دعوت دی؟ یقیناً کی تھی. लेकिन उसके बाद भी बच्चे बिगड़ सकते हैं। गुजराती में लिखा गया है, उन्होंने बताया कि टीवी केबल की बदी तो हम निकाल लेंगे, पर मोबाइल और इंटरनेट के जरिए जो कुछ नापाकी आ रही है मुआशरे में, तो उसका क्या इलाज है? बहरहाल बहन की तरफ से एक सवाल आया कि टीवी और केबल तो बहरहाल हम निकाल देंगे, लेकिन जो केबल की वजह से या इंटरनेट की वजह से या दीगर चीज़ों से जो बुराइयाँ आती हैं वो कैसे करेंगे? तो देखिए, सबसे पहली चीज़ इस मामले में वालदेन को मैं हमेशा मशवरा देता हूँ, ये है कि बच्चे बग़ैर वालदेन के परमिशन के सोशल नेटवर्किंग वेबसाइट पर अकाउंट्स, ईमेल अकाउंट्स या दूसरे ये काम नहीं कर सकते। याद रखिए, वालदेन को इस चीज़ में सख्ती करना होगी कि उनका बच्चा उनसे पूछे बगैर फेसबुक अकाउंट नहीं बना सकता है, वो व्हाट्सएप नहीं यूज़ कर सकता है, वो ईमेल नहीं क्रिएट कर सकता है। अगर ये खुली इजाज़त हम अपने बच्चों को दे देंगे तो फिर इसका वबाल और नुकसान इतना बड़ा है कि जिन बुराइयों को करने के लिए पहले लोग हज़ारों रुपये खर्च करते थे और वो फिर भी मैसर नहीं थी, आज चंद रुपयों के रिचार्ज पर वो बुराइयाँ आसानी से घर बैठे होती हैं। तो लिहाजा वालदेन समझ लीजिए, मिसाल के तौर अपने लड़के और लड़की को अगर हैंडसेट दिलाते हैं, वो तय करेंगे वो हैंडसेट कौन सा होगा और उसमें वो क्या चलाएंगा, क्या उसको ये इख्तियार होगा कि वो इंटरनेट यूज़ करे या नहीं करे। आप इसको ये मत समझिए कि यार नौजवान ये ना समझे कि हम जो है ये तो बिल्कुल ऐसा हो जा रहा है कि हम जिए ना जिए, मतलब इस तरह से बात हो रही नहीं। याद रखिए, आप छोटे होते हैं, आपको कुछ बातें नहीं समझती इस उम्र में, लेकिन जब एक ज़िंदगी का हिस्सा गुजर जाता है तब इंसान पछताता है। और यहाँ अपने सरपरस्तों की बड़ों की बात सुनना ज़रूरी है। तो वालदैन गाइड करेंगे बच्चे कौन से हैंडसेट लेंगे, वो क्या किस चीज़ को यूज़ करेंगे, इंटरनेट होगा या ना होगा, होगा तो फिर ऐसे एंटीवायरस होंगे जो कुछ स्पेशल साइट्स को या कुछ चीज़ों को ब्लॉक करने के सिस्टम्स होते हैं, या पेरेंटिंग जिसको बोलते हैं पेरेंटल गाइडेंस, उसके गाइडेंस जो होता है वो होना चाहिए। तो ये तमाम चीज़ें होंगी। तो अगर टीवी के अलावा मीडिया आपके घर आता है तो उस पर भी आपको उतना ही सख्त कंट्रोल रखना होगा जितना टीवी मीडिया के ऊपर आपको जो है कंट्रोल रखना है। माइक नंबर वन से कोई सवाल करना चाहता हो तो ठीक है, तो माइक नंबर टू से फिर सवाल लिया जाएगा। माइक नंबर टू से कोई सवाल करना चाहता हो? जेंट्स नहीं है, ठीक है, तो फिर ये चिट में से एक सवाल लिया जाएगा फीमेल के तरफ से, कि हम दोनों गवर्नमेंट टीचर है तो इस गुजराती माहौल में हम किस तरह से दीनी तरबियत कर सकते हैं? देख, किसी ने सवाल किया कि जो है पेरेंट्स वालदैन टीचर है तो इस माहौल में वो कैसे बच्चे की तरबियत करें। देखिए, सबसे पहली चीज़ तो ये है कि इस्लाम ने औरत को जो है कमाने का मुकल्लफ नहीं बनाया। उसकी अर्निंग अगर करती है तो वो हलाल है, वो एक अलग चीज़ है, लेकिन उसको अर्न नहीं करना, इसलिए कि उसका असल काम औलाद की तरबियत है। लेकिन मैं जानता हूँ समाज, सोसाइटी, कुछ मजबूरियाँ होती हैं, कुछ हालात होते हैं जिसके तहत इंसान ऐसे अकदाम, ऐसी स्टेप्स उठाता है। इस मामले में फिर वालदैन याद रखे कि वो कोशिश करे कि ऐसे स्कूल्स में जॉब करे कि एटलीस्ट वन पेरेंट, एक पेरेंट कम अज़ कम घर पर हो। मिसाल के तौर पर वालदा सुबह जाती है, वाले शाम के स्कूल में जाते हैं, काम करते हैं, ठीक। ऐसा नहीं है अगर दोनों एक साथ जाते हैं तो फिर ऐसे टाइम पे उनका स्कूल जो, जब वो टाइम पे स्कूल में आपका बच्चा भी जाता हो और आप भी चले जाए, फिर वो भी वापस आता हो, आप भी वापस आए, ठीक। इसके अलावा स्कूल के अलावा घर के लिए कुछ सिलेबस बांध दें, या फिर अरबी का या मकतब का कोई नज़म हो जहाँ जाकर बच्चा आपके अरबी की जो है तालीम हासिल करे, ठीक। इसके अलावा कुछ टीचर्स हो सकते हैं जो प्राइवेटली आके आपके बच्चे को अरबी की तालीम दें, अरबिक स्टडीज़ कराएं या इस्लामिक स्टडीज़ पढ़ाएं। तो बहरहाल तरीक़े बहुत सारे हो सकते हैं, असल चीज़ जो मैं चाहता हूँ ये, वो जुस्तजू जाग जाए तो तरीक़े बहुत हैं। लोगों ने ऐसे ऐसे रास्ते निकाले अल्हम्दुलिल्लाह, जिसने सोचा समझा और कोशिश की, कि वो रास्ते देखकर कभी कभी इबरत हासिल होती है कि माशाल्लाह लोग इतनी मसरूफियत में भी ऐसे काम कर पाते हैं। मैं एक फैमिली की एग्जाम्पल देता हूँ, हमारे शहर की एक फैमिली थी जिन्होंने ये तय किया कि अपने बच्चों को अल्लाह ने माल दौलत सब दे रखा था, इस्लामिक इंटरनेशनल स्कूल में पढ़ाएंगे, मतलब बम्बई जाकर जो अपने बच्चों को उस स्कूल में दाखिला देंगे। उस स्कूल की शरायत में से एक शर्त यह है कि पेरेंट में से कोई एक बम्बे में रहना ज़रूरी है, तभी उस स्कूल में एडमिशन देते हैं। उस काम के लिए अल्हम्दुलिल्लाह उन वालदैन ने ये कुर्बानी दी कि उनके अल्लाह ने माल दे रखा था, लेकिन बहुत से लोगों के पास माल होकर भी ये करते नहीं। उन्होंने वहाँ एक घर लिया बम्बई में और वहाँ अपनी अहलिया को छोड़ा जो उन बच्चों के साथ रहती थी, और एक जो है अपने रिश्तेदार को वहाँ छोड़ा मर्दों में से जो देखता था, और वो बच्चे जाके स्कूल तक पढ़े, 5 साल वो लोग वहाँ रहे। तो बोलने का मकसद ये कि माहौल कुछ भी हो सकता है, जब जस्तजू और कोशिश वालदैन करते हैं तो अल्लाह ताला भी मदद करता है। तो लिहाजा वो जस्तजू हो, हालात बनते जाएंगे, माहौल बनता जाएगा। तो लिहाजा अगर आप पेरेंट हैं और टीचिंग में है या मतलब प्रोफेशन में कुछ काम करते हैं तो आप टाइम निकाल कर अपने बच्चों से बातचीत करें और कोशिश करें जो वक्त आप बाहर हैं उसी वक्त बच्चे का भी स्कूल हो ताकि वो भी जाकर आ जाए, और बाद में फिर कम अज़ कम वालिद ना सही वालदा तो वापस आ जाए ताकि फिर वो बच्चों के साथ रहें और बाकी दिन जो है उनकी जो है तरबियत कर सकें। مائک نمبر ٹو سے کوئی سوال کرنا چاہتے ہو تو نام اور پروفیشن پہلے بتائے. السلام علیکم, میرا نام خالد شیخ ہے, ایڈوکیٹ ہوں میں. سوال میرا یہ ہے کہ شاید مجھے ایسا لگ رہا ہے کہ وقت کی کمی کی وجہ سے آپ نے پوائنٹ سارے جو لیے اس میں ایک مرد کا جو آپ نے فورتھ رینک پر جو رکھا, تو گجرات میں اور خاص طور پہ احمد آباد میں پلا بڑھا ہوں تو یہاں یہ فورتھ رینک پر ہی سمجھتے ہیں, اور جو ذمہ داری ہے عورتوں پر ڈال کر مرد یہاں کے نکل جاتے ہیں. تو مجھے ایسا لگ رہا ہے کہ تھوڑا سا اس میں کلیریفکیشن آنا چاہیے, خاص طور پہ آپ نے جو تین نام لیے اس میں سے لقمان علیہ السلام کی تربیت کے بارے میں تھوڑی سی وہ جو آیتیں ہیں وہ اگر آ جاتی تو زیادہ اچھا رہتا, کیونکہ جو اسپیس دینا ہے عورت کو وہ مرد کے ہی دینا ہے, تو وہ اسپیس نہیں دیتا تو سوال اور ڈائریکٹ تو یہی سوال ہے کہ اس کو تھوڑا کلیریفکیشن ہو جائے. بھائی نے بہرحال سوال کیا کہ میں نے ماں کے تعلق سے کہا کہ تین درجہ ہے تو اس کی ذمہ داری ہے, تو بہت سارے لوگ یہاں باپ یہ سمجھتے ہیں یا فادر یہ سمجھتا ہے کہ بچے کی ذمہ داری والدہ کی ہے اور وہ الگ ہو جاتا ہے. یاد رکھیے میں نے صرف یہ بات اہمیت سمجھانے کو کی کہ اللہ نے عورتوں کو جو گھر میں رکھا, مطلب ان کو معاشی ذمہ داریوں سے کمانے کی ذمہ داریوں سے الگ کیا, وہ اسی لیے کیا کہ انہیں اولاد کی تربیت کا ایک عظیم ذمہ, ایک عظیم فرائض کو انجام دینا ہے. اور چونکہ والد جو ہوتا ہے مرد ہوتا ہے وہ کمانے جاتا تو وقت کم دے پاتا ہے, اس کا بھی ایک اہم رول ہے. اور میں نے ڈیفائن بھی کیا جس طرح سے ایک ٹیچر ہے جو دن بھر پڑھائے گا, ایک انسپیکشن ہوتا ہے جاتا آدمی آ کے ٹیچر یا پرنسپل چیک کرتا ہے, تو یہی حیثیت سے ماں اور باپ کام کریں گے, والد اور والدہ کام کریں گے کہ ماں تربیت دیں گی اور باپ اس پر کڑی چیک اور نگرانی رکھیں گا کہ کیا ہو رہا ہے, جو باتیں سیکھی جا رہی امپلیمنٹ ہو رہی نہیں ہو رہی, آج کسی کو تکلیف تو نہیں دی گئی, آج فلاں چیز یاد کی گئی کیا, وہ تمام بہرحال تفصیلات ہیں. رہا معاملہ لقمان علیہ السلام کا جو بھائی نے کہا, تو بہرحال میں سمجھتا ہوں سورہ لقمان آپ اگر پڑھ کر وہ دیکھ لیں, چونکہ وقت نہیں اتنا کہ وہ تمام تفصیلات ہم لیں, اور بس 10 منٹ ہمارے پاس اور ہے جس میں ہم کچھ اور سوالات لیں. تو بہرحال بہت آسانی سے سورہ لقمان سورہ نمبر 31 ہے, اس کے آیت نمبر 6 سے آگے آپ پڑھتے جائیے, وہ پورا واقعہ اور پوری تفصیلات ان شاء اللہ عزیز آپ کو ملیں گی. لیکن ہرگز اس کا مطلب میرا یہ نہیں تھا بتانے کا کہ ماں کا تین درجہ ہے تو بس وہی بیچاری کرتی رہے اور باپ کا کوئی رول نہیں ہے. باپ کا بھی ایک بہت بہت بہت بے انتہا اہم رول ہے, اور وہ یہ ہے کہ جو ماں سکھا رہی ہے بچے امپلیمنٹ کر رہے نہیں کر رہے, جب تک باپ سختی نہیں کرے گا بچے وہ نہیں کرتے. اسی لیے تو حدیث میں کہا کہ جب بچہ 7 سال کا ہو تو اسے نماز کو لے جاؤ, باپ سے کہا چونکہ یہ کام ماں نہیں کر سکتی, اور 10 سال کا ہو جائے تو ضرب لگاؤ, باپ سے کہا, چونکہ عموماً عورتوں کی بات جو ہے بچے ماں کی نہیں مانتے, ضد زیادہ کرتے ہیں, اور والد کی مان ذرا جلدی مان لیتے ہیں چونکہ ڈرتے ہیں. ٹھیک ہے, تو بہرحال تو باپ کا بھی ایک اہم کردار ہے, والد کا بھی ایک اہم کردار ہے, فادر کا بھی ایک اہم رول ہے, لیکن عام تربیت کے اعتبار سے وہ جو اس کی ماں جو ہے کریں گی, اور پھر فادر جو ہے والد جو آ کر اس پہ ایک چیک جیسا ہوتا ہے اس طرح سے جو ہے نظر رکھیں گا. ٹھیک ہے, تو میں چٹ سے سوال لیتا ہوں. اولاد کی پیدائش کے ٹائم پہ اگر جو ڈاکٹر میل ہو تو کیا کرے؟ بہرحال پھر یہ سب شرعی بہرحال یا فقہی مسائل ہیں. دیکھیے مجبوری الگ چیز ہوتی ہے, عام حالت میں کسی ایسے ڈاکٹر کے پاس جانا جو میل ہو گائنک جہاں, تو بہرحال درست نہیں شرعاً, اس کی اجازت نہیں دی جا سکتی. جو مجبوریاں ہیں وہ ایک الگ چیز ہے, انسانی جان کا اگر جانے کا مسئلہ ہو اور مجبوری کے تحت وہاں جایا جائے ایک میل ڈاکٹر کے پاس گائنک اولاد کی پیدائش کے لیے, تو یہ مجبوری ہے, مجبوری کے علاوہ اس کی اجازت نہیں دی جائیں گی. مائک نمبر 1 سے کوئی سوال کرنا چاہتے ہو تو نام اور پروفیشن پہلے بتائے پھر سوال کیجیے. میرا نام امرت ہے اور میں ناٹیہ کلاکار ہوں. آپ نے ابھی جو بتایا کہ بھائی یہ جو ٹی وی آنے کے بعد, اور یہاں بہنوں کے اندر سے ایک سوال آیا کہ انٹرنیٹ آنے کے بعد ہمارا سماج کا جو ماحول ہے وہ بہت بگڑا ہے. میرا سوال یہ ہے کہ ٹی وی 50 کے دائکے کے اندر آیا اور انٹرنیٹ بھی بھارت کے اندر 50 کے دائکے کے بعد آیا, ابھی 80 کے دائکے کے بعد آیا. اب سوال یہ ہے کہ اس کے پہلے شاہیر نے بھی بتایا ہے, محمد فیض نے بھی بتایا ہے کہ ہماری دنیا کہاں جا رہی ہے. میرا سوال یہ ہے, تو ٹی وی مین ذمہ دار نہیں ہے, انٹرنیٹ مین ذمہ دار نہیں ہے, تو کون سی چیز ہے ذمہ دار؟ دیکھیے بہرحال بھائی نے سوال کیا کہ ٹی وی انٹرنیٹ یہ تو بالکل حال میں آیا, لیکن اس سے پہلے بھی بگاڑ تھا اور بعد میں بھی, تو مین ذمہ دار کون ہے؟ دیکھیے ویسے ذمہ دار کسی ایک چیز کو, میں نے بھی ٹی وی کو خالص مطلب 100% ذمہ دار نہیں ٹھہرایا, یہ ایک بہت بڑی برائی لانے کی یہ بھی ایک وجہ ہے کئی وجہوں میں سے. ٹھیک, کئی اور بھی ریزنس ہیں اس کے, اور کیا مین وجہ ہے, یہ ہر زمانے حالات کے اعتبار سے وجہ بدلتی جاتی ہے. یاد رکھیے کئی جگہ والدین کی لاپرواہی وجہ بنتی ہے, कई बार वालदेन को पता ही नहीं होता क्या करना, ये वजह बनती है औलाद के बिगड़ने की। कई बार वालदेन तरबियत देते हैं लेकिन वो नज़र नहीं रखते कि बाहर बच्चे जाके क्या करते, वो बिगाड़ की वजह बनती है। तो लिहाजा कोई एक चीज़ मैं ब्लेम नहीं कर रहा था, मैं बताना ही चाह रहा था कि ये बहुत बड़ी वजह है कई वजहों में से, और हर समाज के एतबार से ये लिस्ट बदलती जाएंगी कि क्या क्या रीज़न्स हैं और क्यों बच्चे बिगड़े। और सिर्फ समाज नहीं बल्कि कुछ जगह तो फैमिली के सिस्टम से ही बदलता है कि क्यों बच्चे हमारे बिगड़ रहे हैं। तो लिहाजा कोई एक फिक्स क्राइटेरिया देना मेरे लिए मुमकिन नहीं है कि क्यों होता है, लेकिन हर समाज में उमूमी तौर से टीवी देखा जा रहा है एक बहुत बड़ा सोर्स है, और इंटरनेट देखा जा रहा है बहुत बड़ा सोर्स है। और इससे पहले भी कुछ चीज़ें थी जब टीवी इंटरनेट नहीं था, वो मीडिया था, प्रिंट मीडिया था, मैगजीन मीडिया था, नॉवल मीडिया था, अलग अलग दौर में बहरहाल रहा है, तो कोई एक चीज़ नहीं। तो क्या वजह मैं ऐसे सच एक कोई एक लाइन में नहीं बता सकता हूँ, वो डिपेंड है कोई समाज और माहौल में क्या बुराइयाँ पाई जा रही है उसकी वजह से वो वजह बन सकती है। ठीक है, तो ये चिट से सवाल लिया जाएगा कि लड़की और लड़का शादी के लिए तैयार है पर घर वाले राजी नहीं, तो शादी करना चाहिए या नहीं? हाँ, आ गया बीच में जवाब आ गया। बहरहाल किसी ने सवाल किया कि लड़का और लड़की अगर राजी है तो क्या ये निकाह हो सकता है। बहुत अच्छा सवाल है, बहुत सी बार नौजवान कर लेते हैं और बाद में पछताते हैं। देखिए, लड़की के निकाह के अंदर चार शरायत हैं। सबसे पहली कंडीशन वली का राजी होना, और लड़की का वली उसका फादर, उसका वाली उसका बाप होता है, वो ना होने की शक्ल में फिर या फिर काफिर होने की शक्ल में विलायत ट्रांसफ़र होती है, एक अलग चीज़। लेकिन हर हालत में लड़की का वली होता है, हत्ता कि नौ मुस्लिमा भी होंगी तो उसका एक वली होगा, किसी जमात का या मुस्लिम समाज का एक ऊंचा और जिम्मेदार इंसान उसका वली बनेगा। तो लड़की के लिए सबसे पहले वली होना। तो अगर एक लड़का निकाह के लिए राज़ी भी है, लड़के को विलायत की ज़रूरत नहीं है, लेकिन लड़की बगैर वली के निकाह नहीं कर सकती, लिहाजा ऐसा निकाह जिसमें कोई खातून बगैर अपने वली की इजाज़त के कर लेती है वो वैलिड नहीं है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वो जो है जिना है, वो अमल जिना है, या वो औरत जानिया, पूछा कौन, तो कहा जो वली की इजाज़त के बगैर निकाह करे। या एक रिवायत ने फरमाया कोई औरत औरत की वली ना बने और कोई औरत बगैर वली के निकाह ना करे, इसलिए कि यह अमल जो है फिर शरीयत में जिना है, याद रखिए। तो लिहाजा एक लड़का और एक लड़की बगैर जो है मतलब समाज से वो होकर अपने वालिद से भागकर वो लड़की निकाह नहीं कर सकती। लड़का अगर निकाह कर रहा है इस तरह से कि लड़की का वली राजी है और लड़के का वली ना भी राजी हो तो ठीक है, लेकिन उसका मैंने जवाब पहले दे दिया, वालदेन को नाराज़ करना करने से क्या होगा। लेकिन लड़की का तो निकाह होता ही नहीं है बगैर वली की इजाज़त के, होता ही नहीं है, समझ रहे हैं बात को। तो लिहाजा ऐसा निकाह इनवैलिड है, गलत है, बातिल है, और ये अमल जिना में शुमार होगा। के माइक नंबर वन से कोई सवाल करना होगा है कोई? सलाम वालेकुम, मेरा नाम सिद्दीकुल्ला फारूकी है एंड आई एम अ बीटेक ग्रेजुएट, आई एम वर्किंग एज अ स्पेनिश लैंग्वेज। मेरा सवाल ये है कि अमूमन तौर पे हमारे यहाँ पहले मंगनी की जाती है, एंगेजमेंट होता है, और ये देखा गया है कि एंगेजमेंट के बाद लड़का लड़की वाले को वहाँ जाता है और लड़की को लेकर निकल जाता है, घूमने के लिए निकलता है, कोई भी रीज़न देता है और बाहर जाता है। ये किस हद तक सही है और इसके क्या कॉन्सिक्वेंसेस हो सकते हैं? मैंने एक अच्छा सवाल किया कि लड़की का अगर रिश्ता तय हो जाए, लड़के का जिसको मंगनी बोलते हैं आम जबान में, रिश्ता तय होना रस्म करते हैं मुख्तलिफ, अगर सिर्फ रिश्ता तय हुआ है और निकाह नहीं हुआ है तो याद रखिए बहुत सी बार ये समझा जाता है कि रिश्ता तय होने से शादी तय है, लिहाजा वो दोनों एक दूसरे के लिए जो है महरम हो जाते हैं, और फिर वो लड़की से बात करता है, कभी कभार तो दो फ़ोन ले जाते हैं, दो फ्री वाले, उधर भी चालू है इधर भी चालू है, रात रात भर बातें चल रही है, फिर कभी जैसा भाई ने कहा घूमने भी जाते हैं साथ, पेरेंट्स भी बोलते हैं रिश्ता तो तय हो गया ना। याद रखिए जब तक निकाह नहीं होता है वो लड़की उसके लिए गैर महरम है, और अगर वो साथ घूमते हैं तो एक हराम काम कर रहे हैं, याद रखिए वो जायज़ नहीं है किसी भी हाल में। रीज़न क्या दिया था मालूम आपको? एक मुस्लिम साहब मुझसे कहने लगे अरे ये जो मंगनी होती है उसके लड़का लड़की घूमते इसके पीछे हिकमत है। मैंने कहा अभी हिकमत तो आप ही समझा सकते हैं, हम तो नहीं समझ पाए, शरीयत भी नहीं समझ पाई। हिकमत ये है बोले कि लड़का लड़की एक दूसरे को समझ ले, क्या लड़का लड़की एक दूसरे को समझ ले। मैंने कहा यूरोप में और अमरीका में शादी से पहले 10 बच्चे होने के बाद भी शादी होती टूट जाती, इतना समझने के बाद भी टूट जाती शादियाँ। बच्चे शादी से पहले दो दो हो गए फिर शादी होती और टूट जाती है। अब इतना समझने के बाद भी जब नहीं मैच हो रहा है तो इसका मतलब ये है कि वो अल्लाह ताला है जो मामले को जमा देता है, वो हम नहीं हो कि मैच करेंगे, घर में रहे तो ये होगा, लड़के से घूमे तो एक दूसरे के ख्यालात मालूम होंगे, ऐसा कुछ भी नहीं है। जब इंसान दीन के लिए काम करता है तो अल्लाह ताला हर चीज़ को मैच करा देता है और हर काम को आसान कर देता है। तो लिहाजा मंगनी के बाद लड़की या मंगेतर محرم نہیں ہوتی، ٹھیک ہے، سوٹر یا فیانسی اس کی محرم نہیں ہوتی، تو بات کرنا، ساتھ گھومنا، مل جل کرنا، یہ تمام چیزیں شریعتاً جائز نہیں ہوں گی اور یہ سخت ترین گناہ ہے اور یہ حرام ہے، اور بہت سارے کانسیکوینسز اس کے ایسے نظر آئے کہ لڑکا لڑکی ساتھ گھوم لیے، سب کچھ ہو گیا، سب میں اعلان ہو گیا اور بعد میں رشتہ ٹوٹ گیا، اگلی بار اس لڑکی کو دوسرا رشتہ ہی نہیں آ رہا ہے، پھر سمجھ رہے آپ اس کا اسلامی حل کیا ہے؟ پھر کہ بس طے کر کے بھی رکھ دینا ہے، اسلامی حل یہ ہے رشتہ طے کیجیے اور نکاح پڑھا دیجیے، آپ گھومے پھرے آئے جائے کیا کرنا ہے کرے، اس کے بعد ودائیگی کی کوئی ایک تاریخ طے کیجیے، اس پر ودائیگی ہو جائیں گی، معاملہ ختم ہو، اس کے بعد ولیمے کی دعوت ہو جائیں گی، سمجھ رہے ہیں بات کو؟ لیکن یہ صرف رسم طے کر کے، رشتہ طے کر کے یہ محرم سمجھنا شریعتاً جائز نہیں ہے، یاد رکھیں۔ مائک نمبر تین سے کوئی سوال کرنا چاہتے ہو تو، خواتین کے صحبت نہیں ہے نا، تو چٹ سے سوال لیا جائے گا۔ اسلم سید نے سوال کیا ہے، وہ بزنس کرتے ہیں، انہوں نے کہا ہے کہ بچوں میں کون سے کھیل کی اجازت دی جائے گی اور کون سے کھیل حرام نہیں ہے وہ ہے۔ دیکھیے، میں نے جیسے بچوں کو کھیل کے تعلق سے کہا، تو یاد رکھیے وہ کھیل جو شریعت کے خلاف نہ ہو، شریعت نے جسے منع نہ کیا ہو، جس میں حرام کاری نہ ہو، جس میں جھوٹ بولنا نہ ہو، جس میں دھوکہ دینے کا معاملہ نہ ہو، ایک دوسرے کو جو ہے خلاف چالے چلنے والا کام نہ ہو، وہ تمام گیمز چھوڑ کر جو صحت کو، تندرستی کو، توانائی کو، ذہن کو تیز کر سکتے ہیں، وہ تمام گیم کھیلے جا سکتے ہیں، اور بہت ساری چیزیں ہو سکتی ہیں اس کے اندر، ٹھیک ہے، جس کے اندر نماز نہ ضائع ہوتی ہو، روزے نہ ضائع ہوتے ہو اور جسمانی توانائی بھی ملتی ہو، ایسے گیمز جو 15-20 منٹ، ایک گھنٹہ، آدھا گھنٹہ کھیل لے اور آدمی فریش بھی ہو جائے، دن بھر کے باقی کام بھی ہوتے رہے اور وہ کرتا رہے، تو یہ حلال ہوں گے۔ اب کون کون سے، یہ مختلف علاقوں میں مختلف گیمز کھیلے جاتے ہیں، جو بھی شریعت کے دائرے میں ہوں، شریعت کے کوئی حکم کو نہ توڑتے ہو، فرائض اس کی وجہ سے کوئی نہ چھوٹتے ہو، یا کوئی غلط کام یا غلط طرف انسان کا رجحان نہ بنتا ہو، تو ایسے تمام کھیل حلال ہو سکتے ہیں۔ لیکن یاد رکھیے، جیسا کچھ گیمز ہوتے ہیں جو چال بازیوں والے، شطرنج ہے، چیس ہے اور پانسے ہیں، یہ سب چیزیں شریعت نے حرام قرار دیا ہے۔ اگر ایسے انڈور گیمز بھی ہو، تو ایسے گیمز ہو جو ذہنی صلاحیتوں کو بڑھانے والے گیمز ہوں، جیسے کہ قرآن کے سوالات والا کوئی گیم، احادیث کے سوالات کی، یہ حدیث کہاں آئی ہے، یہ حدیث کا کیا معنی ہے، اس حدیث کی روایت کیا ہے، یہ بات قرآن میں کہاں آئی ہے، یا یہ قول کس کا ہے، اس طرح کی گیمز الحمدللہ موجود ہیں، لوگ جو لوگ نیٹ یوز کرتے ہیں اسلامک گیمز آسانی سے ڈھونڈ سکتے ہیں، ایسے گیمز پھر انڈور ہوں، اور آؤٹ ڈور کھیلتے ہیں تو ایسے گیمز ہوں جس میں جسمانی کثرت ہو، جس سے وہ اپنی جسمانی صلاحیتوں کو اور ذہنی صلاحیتوں کو بڑھا سکیں۔ کوئی سوال کرنا چاہتا ہو تو، مائک نمبر ٹو سے کوئی سوال کرنا چاہتے ہو تو۔ میرا نام مستجم شیخ ہے، میں پڑھائی کرتا ہوں، میرا سوال یہ ہے کہ ابھی آپ نے نیٹا سے نکالا سائیکل بنایا، پر اس سے یہ بھی کنفیوژن نکل سکتا ہے کہ بہت سے بالغ لوگ یہ بھی سوچ سکتے ہیں کہ ہمارا حد تو نیٹا کے بعد شروع ہوتا ہے، پر ابھی ڈیلی روٹین میں بالغ ہونے کے بعد بچوں کا بھی جو حد ہو جائے نا اپنے والد والدین کے سامنے، جو ڈیلی لائف میں ڈیلی یوز ہوتے ہوں گے، ایسے جو نارمل جو نہ ادا کرنے پہ گناہ بہت زیادہ ہو سکتا ہے۔ اچھا، بہرحال بھائی نے سوال کیا کہ والدین کی کیا حقوق ہے جو ہے ایک بچے پر نکاح سے پہلے، تو یاد رکھیے والدین کے بہت سارے حقوق ہیں، لیکن اتنا وقت نہیں ہے کہ چونکہ عنوان اولاد کی تربیت پہ تھا تو ان کے حق بتا سکتے ہیں۔ والدین کے بہت سارے حق ہیں کہ ان کا احترام کیا جائے، ان کی عزت کی جائے، ان پر خرچ کیا جائے، ان کی خدمت کی جائے، جو وہ پسند کرے اس کو پسند کیا جائے، سوائے اس کے کہ وہ شریعت کے خلاف کوئی حکم دے تو نہ مانا جائے، لیکن اگر وہ جو پسند کرتے وہ کام کیا جائے، ایسا کوئی کام جو آپ کو پسند نہ ہو لیکن وہ چاہتے ہیں تو اس معاملے میں آپ والدین کو ترجیح دیں، ان کی خدمت کریں، تو بہرحال یہ تمام باتیں ہو سکتی ہیں جو ان کے حقوق میں ہم بہرحال جو ہے ڈال سکتے ہیں۔ ٹھیک، وآخر دعوانا ان الحمدللہ رب العالمین، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمدللہ رب العالمین۔ ٹھیک ہے، اسی کے ساتھ اس نصیحت کا ہم اختتام کرتے ہیں۔